सार्वजनिक आयको सिद्धान्तको कुरा गर्दाखेरि चाहिँ हामीले अधिकतम परिचालनको सिद्धान्त, जति सकिन्छ त्यति बढी नै राज्य प्रश्न परिचालन गर्नुपर्छ भन्ने चाहिँ सिद्धान्त हुन्छ, अधिकतम परिचालनको सिद्धान्त। त्यसपछि आरसिएम वित्तीय स्थायित्वको सिद्धान्त हुन्छ, हामीले राजस्व परिचालन गर्दा आर्थिक स्थायित्व हुन्छ कि हुँदैन, वित्तीय स्थायित्व हुन्छ कि हुँदैन भनेर ध्यान दिनुपर्ने हुन्छ। त्यस्तै उत्पादकत्व, इकोनोमीको चाहिँ उत्पादकत्व कस्तो हुन्छ भन्ने कुरालाई पनि ध्यान दिनुपर्ने हुन्छ, कस्तो अवस्थामा छ भनेर। अनि अर्थव्यवस्थाको समग्र स्थितिलाई ध्यान दिन्छौँ, त्यसलाई अर्थव्यवस्थाको समग्र सन्तुलनको सिद्धान्त भनेर भन्छ, हाम्रो इकोनोमीमा चाहिँ कतिको सन्तुलन लिएर आउँछ त्यसले भन्ने हुन्छ। त्यसपछि अधिकतम सार्वजनिक हितको पनि सिद्धान्त हुन्छ यसको। त्यसपछि गएर आर्थिक वृद्धि, आर्थिक विकास, समृद्धि, स्थायित्व, दिगोपना, त्योहरू पनि यसको सिद्धान्त अन्तर्गत पर्छ भनेर हामीले भन्यो भने चाहिँ नि सार्वजनिक आयका सिद्धान्त भनेर भन्यो भने हामी त्यसरी बुझ्नुपर्ने हुन्छ। सोर्सेस अफ गभर्मेन्ट रेभेन्यू के हो त, कसरी चाहिँ गभर्मेन्ट रेभेन्यू आउँछ भनेर भन्यो भने हामीले ट्याक्स, फी, कुनै पनि प्रकारको दण्ड, जरिमाना, दस्तुर, त्यसलाई हामीले कर आए, गैर कर आए भनेर पनि भन्न सक्छौँ, कर राजस्व, गैर कर राजस्वको रूपमा पनि भन्न सक्छौँ। यो त्यसको अन्तर्गतै आय आउने चाहिँ अरू पनि हुन्छ, पुँजीगत लाभ कर पनि हुन्छ, भन्सार महसुल पनि हुन्छ, अन्तशुल्क, ब्याज कर, स्वास्थ्य सेवा कर, शिक्षा सेवा कर, त्यसरी पनि लिन्छौँ, गैर करबाट पनि हामी लिन्छौँ। त्यसपछि गएर अरू स्रोत भनेको चाहिँ वैदेशिक अनुदान हुन्छ, सहायता हुन्छ, मूल्य प्राइस ट्रान्सफरबाट पनि हुन्छ, सरकारले विभिन्न प्रकारको प्राइस ट्रान्सफर गरेर पनि गर्न सक्छ, त्यसरी गर्न सकिन्छ भनेर हामी भन्न सक्छौँ। नेपालमा राजस्व परिचालनमा, सार्वजनिक आयको परिचालनमा धेरै समस्याहरू छ, सार्वजनिक आय नै सार्वजनिक स्रोत साधन हो। हामीले समग्र सार्वजनिक स्रोत साधनको प्रक्षेपण गर्ने बेलामा चाहिँ सार्वजनिक आय चाहिँ पर्याप्त भएको पाउँदैनौँ। नेपालमा सार्वजनिक आयको स्रोतहरू सीमित छन्, स्पेस सीमित छ, स्पेस भनेको राजस्व उठाउने ठाउँ अथवा सार्वजनिक आयको सङ्कलन गर्ने ठाउँ सीमित छ हाम्रो। अर्को हाम्रो चाहिँ सार्वजनिक आय प्राप्त गर्नको लागि हामीलाई आवश्यक पर्ने हाम्रो इकोनोमीको क्षमता पनि कमजोर छ, जुन क्षमताबाट हामीले पर्याप्त मात्रामा सार्वजनिक आय पनि सङ्कलन गर्न सक्दैनौँ। सार्वजनिक आयमा लिकेज पनि छ, कतिपय कुराहरू हामीले चाहिँ या करमा या अन्य फी दस्तुरमा या रोयल्टीमा, हामीले प्राप्त गर्ने रोयल्टीमा चाहिँ लिकेजहरू छ भनेर हामी भन्न सक्छौँ। अनि अर्को चाहिँ इन्फर्मल इकोनोमी पनि छ, त्यसले पनि हाम्रो सार्वजनिक आय सङ्कलनमा कठिनाई बनाउँछ। त्यस्तै सार्वजनिक आयको लागि हामीले प्राप्त गर्ने वैदेशिक सहायता अनुदानको स्रोतहरू पनि साङ्ग्रो हुँदै गएको छ। यसरी नेपालमा सार्वजनिक आयलाई अलिक प्रभावकारी बनाउने हो भने हामीले नयाँ नयाँ स्रोतहरू खोज्नुपर्ने हुन्छ, या नयाँ नयाँ चाहिँ सरकारले बन्डहरू जारी गर्ने, वित्तीय उपकरणहरू जारी गर्ने, सार्वजनिक आयका अन्य कुनै स्रोतहरूको खोजी गर्ने, नयाँ स्रोतको खोजी गर्ने, इनोभेसन, न्यू एन्ड इनोभेसन फन्ड भनेर भन्छ, नयाँ चाहिँ नयाँ रेभेन्यू फन्ड, न्यू एन्ड इनोभेसन रेभेन्यू फन्ड भनेर पनि भन्न सक्छौँ हामीले। त्यस्तो किसिमको खोजी गरेर अगाडि बढ्यो भने बेटर हुन्छ भनेर भन्छौँ हामीले। सार्वजनिक खर्चको कुरा गर्दा हामीले सार्वजनिक खर्चलाई चाहिँ विभिन्न रूपमा बुझ्ने गर्छौँ। पहिला चाहिँ सार्वजनिक खर्च किन महत्त्वपूर्ण मानिन्थ्यो भने राज्यको सबै काम चाहिँ सार्वजनिक खर्चबाटै गर्न सकिन्थ्यो र सबभन्दा राम्रो राज्य त्यो हो जसले बढीभन्दा बढी खर्च गर्छ भन्ने मान्यता थियो। त्यसलाई हामीले क्लासिकल इकोनोमिस्टको भ्यू भनेर भन्छौँ। क्लासिकल इकोनोमिस्टहरूले के भन्थे त भन्दा, यसरी जति बढी सरकारले खर्च गर्न सक्छ, जति धेरै सरकारले खर्च गर्यो त्यति नै इकोनोमीमा चाहिँ प्रोडक्टिभिटी आउँछ, इम्प्लोइमेन्ट आउँछ, अनइम्प्लोइमेन्ट प्रब्लमको सल्भ हुन्छ, इन्कम जेनेरेसन हुन्छ, सेभिङ, कन्जम्सन, प्रडक्सन जस्ता सबै कुराहरूमा यसको मल्टिप्लायर इफेक्ट हुन्छ, त्यसैले बढीभन्दा बढी खर्च गर्नुपर्छ भन्ने कुरा हुन्थ्यो। विशेष गरिकन जेएम किन्सको अर्थशास्त्रले पनि एग्रिगेट डिमान्ड बढाउनको लागि, समग्र अर्थतन्त्रको माग बढाउनको लागि राज्यले खर्च गर्नुपर्छ र अझ मन्दीको बेलामा त झनै बढी चाहिँ राज्यले खर्च गरेर इकोनोमीलाई चाहिँ रिभाइभ गर्ने गर्नुपर्छ। जस्तो अहिले जस्तो कोभिड-19 जस्तो मन्दीको बेलामा, इकोनोमी चाहिँ स्ल्यास भएको बेलामा, इकोनोमी चाहिँ डाउन के भन्छ डाउन टर्न भएको बेलामा, इकोनोमी चाहिँ क्र्यास हुने अवस्थामा त सरकारले जति बढीभन्दा बढी चाहिँ स्टिमुलस प्याकेजहरू, फिजिकल स्टिमुलस प्याकेजहरू, इकोनोमिक स्टिमुलस प्याकेजहरू दिएर पनि खर्च गर्नुपर्छ र अर्थतन्त्रलाई रिभाइभ गर्नुपर्छ भन्ने मान्यता छ। तर पछिल्लो समय के पनि भनियो भने यो चाहिँ पुरातन धारणा थियो हाम्रो अहिलेको परिवेशभन्दा पहिला। बिचमा चाहिँ हामीले के भन्यो भने त्यो सरकार राम्रो हो जसले कमभन्दा कम खर्च गर्छ भनेर इकोनोमी गभर्मेन्ट मिड वे सरकारको अवधारणा आइसकेपछि 1980 पछि झन् सरकारले कम खर्च गर्ने अरू क्षेत्रको खर्चलाई प्रभावित हेर्नु, निजी क्षेत्र, गैर सरकारी क्षेत्र, सामुदायिक क्षेत्र, तिनीहरूको चाहिँ एक्टिभिटी बढाउनु, तिनले बढी खर्च गर्नुपर्छ भन्ने मान्यता थियो। त्यसरी कुनै समय सरकारी खर्चलाई बढी महत्त्व दिएको र विशेष गरिकन क्लासिकल शास्त्रीय अर्थशास्त्रीहरूले चाहिँ बढी खर्चलाई जोड दिएको र आधुनिक अर्थशास्त्रीहरूले चाहिँ यो सार्वजनिक खर्चलाई कम गर्ने उपायहरू लागेको देखिन्छ। र अहिले त सरकारले कम खर्च गर्नुपर्छ भन्ने नै मान्यता थियो, सामाजिक सुरक्षाको कारणले, पेन्सनको कारणले, नागरिकका विभिन्न प्रकारका पिछडिएका जात जाति क्षेत्र वर्ग लिङ्ग भाषा भाषीलाई उत्थान गर्ने हिसाबले, र राज्यले चाहिँ आम नागरिकलाई सुरक्षा दिनुपर्छ, संरक्षण दिनुपर्छ भन्ने मान्यताको आधारमा सरकारी खर्च बढिरहेको अवस्थामा चाहिँ सरकारले कमभन्दा कम खर्च गर्नुपर्छ भन्ने मान्यता अहिले स्थापित भएर आइरहेको छ। नर्मल कन्डिसन्समा सरकारले कमभन्दा कम नै खर्च गर्नुपर्छ भन्ने मान्यता रहेको छ। त्यसमा पनि राज्यको आकार बढेको कारणले, जनसङ्ख्या वृद्धि भएको कारणले, शान्ति सुरक्षाको कारणले, गभर्नेन्सको कारणले, डेमोक्रेसीको कारणले, लोकतन्त्र भन्छ नि इन्क्लुसिभनेसको कारणले, महँगीका कारणले त खर्च बढ्छ नै। त्यस कारणले खर्च चाहिँ सरकारले कम गर्छु भन्ने चाहना गर्दा गर्दै पनि विभिन्न एक्सटर्नल भेरिएबल्सहरूले गर्दा, विभिन्न एक्सटर्नल कारणहरूले गर्दा, बाह्य कारणले गर्दा सरकारी खर्च बढेको छ। अर्थव्यवस्थाको संरचना र स्वरूप बदलिएको छ, त्यसले पनि खर्च बढ्ने भयो। हाम्रो जस्तो कन्ट्रीमा हामीले सङ्घीय प्रणाली अवलम्बन गर्यो, त्यसले पनि अर्थव्यवस्थालाई खर्चिलो बनाउने भयो। यसरी चाहिँ विभिन्न चाहिँ हिसाबले सार्वजनिक खर्च बढेको छ। तर पनि सार्वजनिक खर्चको महत्त्व छ, आर्थिक विकासको लागि, रोजगारी सृजनाको लागि, आयको पुनः वितरणका लागि, प्राकृतिक स्रोत साधनको अधिकतम परिचालनको लागि, कृषि एवं औद्योगिकरणको विकासको लागि, जुनसुकै कामको लागि पनि सार्वजनिक खर्च महत्त्वपूर्ण हुन्छ। यद्यपि सार्वजनिक खर्च मितव्ययी बनाउने भनेर हामीले कुरा गरिरहेछौँ, पूर्वाधारकै विकास गर्नु पऱ्यो, तपाईँको चाहिँ खनिज धातुहरूको विकास गर्नु पऱ्यो, उत्खनन गर्नु पऱ्यो, प्राकृतिक स्रोत साधनको परिचालन गर्नु पऱ्यो भने पनि सार्वजनिक खर्च गर्नै पर्ने हुन्छ। तर नेपालमा सार्वजनिक खर्चमा थुप्रै समस्याहरू छन्। किन सार्वजनिक खर्चमा समस्या छ भनेर हामीले भन्यौँ भने, नेपालमा चालु खर्च एकदमै बढ्दै गइरहेको छ, पुँजीगत खर्चलाई हामीले एकदमै कम, हाम्रो टोटल बजेटको 25%को हाराहारीमा मात्र हामीले पुँजीगत खर्च गर्छौँ, 75% साधारण प्रकृतिको खर्च नै हाम्रो जान्छ, विकास निर्माणमा हामीले 25%भन्दा बढी पैसा खर्च गर्दैनौँ। यसरी हामीले विकासका लागि गरिने छुट्याइएको पैसा नै कम हुने र त्यसमा पनि पुँजीगत खर्च अझ कमजोर हुने विभिन्न कारणले, जोखिमको कारणले, यो नियमनकारी निकायहरूको प्रोएक्टिभनेस अथवा पूर्व क्रियाशीलताको कारणले, यो रेन्ट सिकिङ बिहेभियर ब्युरोक्रेसीको कारणले, योजना कार्यक्रम र स्रोत साधन बिचमा समन्वय नभएको कारणले, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना कार्यक्रमहरूको निर्धारण र छनौट गर्न नसकेको कारणले, समयमै हामीले ड्रइङ डिजाइन स्पेसिफिकेसन्स डिटेल डिजाइन प्रोजेक्ट रिपोर्टहरू तयार गरेर प्री फिजिबिलिटी, फिजिबिलिटी स्टडी, इन्भाइरोमेन्टल इम्प्याक्ट एसेसमेन्ट लगायतका कुराहरू गरेर प्रोजेक्टको काम, प्रोजेक्टसँग सम्बन्धित कामहरू सम्पन्न गर्न नसकेको कारणले पनि हाम्रो चाहिँ पुँजीगत खर्च कम भएको छ भने हामी भन्छौँ। त्यस्तै पुँजीगत खर्चमा समन्वयको पनि अभाव, हाम्रो निकायगत समन्वयको कारण पनि पुँजीगत खर्च कम भएको छ भनेर हामी भन्छौँ। चाहे पुँजीगत चाहे साधारण जुनसुकै खर्च भए पनि नेपालमा सार्वजनिक खर्चलाई कसरी सुधार गर्ने त भनेर भन्यो भने, हामीले विभिन्न सुधारहरू दिन सक्छौँ। जस्तै नेपालमा खर्चको मापदण्ड नै छैन, स्ट्यान्डर्डहरू हामीले बनाउन सकिरहेछौँ। चालु खर्चको मापदण्ड के हो, कुन कार्यालयले कति खर्च गर्नुपर्ने हो, तलब भत्ता, दैनिकभरण भत्ता, स्टेसनरी सामान लगायतमा उसले खर्च गर्नुपर्ने स्ट्यान्डर्ड के हो त भनेर, त्यो स्ट्यान्डर्ड तोकिएको छैन। कुन लेभलको कार्यालयले कति कर्मचारी भएको कार्यालयले कति खर्च गर्ने भन्ने हाम्रो मापदण्ड छैन। त्यस कारणले सबभन्दा पहिला त स्ट्यान्डर्ड नै हुनु पऱ्यो भनेर हामी भन्ने भयो पहिलो। दोस्रो चाहिँ हरेक महिना समीक्षा गर्नु पऱ्यो, हरेक सम्बन्धित निकायको महिनाभरि नै खर्चको समीक्षा गर्ने। हामी अहिले चौमासिक रूपमा यो मन्त्रालयगत समीक्षा गर्छौँ, राष्ट्रिय स्तरको समस्या समाधानको लागि राष्ट्रिय स्तरको समीक्षा गर्छौँ, तर खर्चको समीक्षा चाहिँ हामी मन्थली गर्ने गरेका छैनौँ। हरेक निकायले एक एक महिनामा खर्चको समीक्षा गर्नुपर्ने हुन्छ, आफ्ना कार्यक्रमहरू, आफ्ना क्रियाकलापहरू कसरी भयो भनेर रिभ्यू गर्ने हाम्रो चलन नै छैन। अर्को, हामीले ओभरहेड एक्सपेन्डिचर्सलाई चाहिँ नियन्त्रण गर्ने हाम्रो संयन्त्र नै छैन। ओभरहेड खर्च भन्नाले शिरोभार खर्च भन्छ त्यसलाई, अप्रत्यक्ष खर्च पनि भन्छ। अफिसमा टेलिफोन, बिजुली, पानी, फोहोर मैलाको व्यवस्थापन, सरसफाइ, टोयलेटदेखि लिएर सरसफाइ, त्यसमा थुप्रै पैसा खर्च भएको छ बिना मापदण्ड, त्यसलाई हामीले ओभरहेड एक्सपेन्डिचर भनेर भन्छौँ। अहिले करारमा मात्रै थुप्रो खर्च हुन्छ, हरेक सरकारी कार्यालयमा ठुलो पैसा चाहिँ करारमा खर्च हुने गरेको छ, त्यो पनि ओभरहेडको रूपमा शिरोभार खर्च भनेर भन्छ। त्यस्तो शिरोभार खर्चलाई चाहिँ त्यसपछि हामीले बुझौँला, अहिले भन्दैनौँ यो केही छैन, सिरोबार खर्चलाई कसरी कम गर्ने भन्नेतिर हामी जानुपर्छ। अर्को चाहिँ हामीले खर्चको प्रकृतिको आधारमा सन्तुलन कायम गर्नुपर्छ, खर्च केन्द्रहरू निर्धारण गरेर, रेस्पोन्सिबिलिटी सेन्टर, कस्ट सेन्टर निर्धारण गरेर त्यसको आधारमा कस्ट एलोकेट गर्ने सिद्धान्त अवलम्बन गर्नुपर्छ, चालु खर्च कम गर्ने उपायहरू अवलम्बन गर्नुपर्ने हुन्छ, र अनि हाम्रो चाहिँ यो मध्यकालीन खर्च संरचनालाई पूर्ण रूपमा कार्यान्वयन गर्ने, प्राथमिकताका आधारमा आयोजना कार्यक्रमहरू छनौट गर्ने, राष्ट्रिय प्राथमिकताका आधारमा आयोजना कार्यक्रमहरूको राइट साइजिङ गर्ने पनि हामी काम गर्न सक्छौँ। त्यस्तै गरेर हामीले आयोजना कार्यक्रमहरूको राइट साइजिङको सरसरी चाहिँ सार्वजनिक खर्चलाई चाहिँ हामीले समय सापेक्ष परिवर्तन गर्नुपर्ने हुन्छ। आयोजना कार्यान्वयनमा वृहत विश्लेषण गर्ने र खर्चको गुणस्तरीयतामा जोड दिने जस्ता कुराहरू हामीले गर्नुपर्ने हुन्छ। त्यसो गर्यो भने सार्वजनिक खर्चमा नियन्त्रण गर्न सकिन्छ, अनुशासित बनाउन सकिन्छ भनेर भन्छौँ। अब नेपालमा पुँजीगत खर्च वृद्धि गर्नको लागि के गर्नु पर्ला भनेर भनियो भने यहाँ 5-7 वटा कुराहरू छ। एउटा प्रोजेक्टको पिजी प्री फिजिबिलिटी स्टडी, ड्रइङ डिजाइन स्पेसिफिकेसन, सम्झिँ जानुहोस् है, ड्रइङ डिजाइन स्पेसिफिकेसन र डिटेल प्रोजेक्ट रिपोर्ट डिपिआर जस्ता क्रियाकलापहरू समयमै टुङ्गाउनु पर्ने हुन्छ, समयमै, एकदमै समयमा टुङ्गाउनु पर्ने हुन्छ। ती कामहरू ढिला भएकै कारणले नेपालमा पुँजीगत खर्च हुन सकेको छैन, ती काम नहुँदै हामीले बजेट छुट्याएका हुन्छौँ, तर ती कामहरू भएका हुँदैनन्। ती कामहरू नभएको कारण नभइकन पनि बजेट छुट्याउँदा बित्तिकै त पहिला ती काम गर्नुपर्ने हुन्छ, कार्यक्रम त अगाडि बढ्दै बढ्दैन, त्यस कारणले पुँजीगत खर्च हुन नसकेको एउटा कारण त्यो भयो। अर्को नेपालमा पुँजीगत खर्च हुन नसकेको कारण चाहिँ कन्सल्टिङ सर्भिसलाई हामीले समयमै कन्सल्टिङको कामहरू टुङ्गाउँदैनौँ। कन्सल्टेन्सी सर्भिस पुरा अधिकांश कामहरू अहिले कन्सल्टेन्सी सर्भिसमा हुन्छ, सरकारी निकायहरू आफैले काम गर्न सक्दैनन्, त्यस कारणले कन्सल्टेन्सी सर्भिस लिनुपर्ने हुन्छ र त्यो कन्सल्टेन्सी सर्भिस चाहिँ हामी समयमै लिँदैनौँ। समयमै केमा कन्सल्टेन्सी आवश्यक पर्छ पहिचान पनि गर्दैनौँ र समयमै कन्सल्टेन्सी सेवा उपलब्ध गर्ने गरेर काम अगाडि बढाउँदैनौँ, त्यस कारणले पनि पुँजीगत खर्च हुन सकेको छैन दुईवटा। तेस्रो पुँजीगत खर्च नहुनुमा निकायगत समन्वयको अभाव छ, चाहे त्यो भूमि सुधार मन्त्रालय होस्, वन मन्त्रालय होस्, सम्बन्धित प्रोजेक्ट इम्प्लिमेन्टेसन गर्ने मन्त्रालय होस्, तिनीहरूको बिचमा उचित समन्वय छैन। उदाहरणको लागि म तपाईँलाई भन्छु, इन्टिग्रेटेड रूपमा नेपालमा काम नै हुँदैन, चाहे बिजुली अड्डा होस्, चाहे पानी अड्डा होस्, चाहे त्यो चाहिँ सिँचाइको अड्डा होस्, चाहे त्यो बाटो बनाउने अड्डा होस्, त्यो आफ्नो सुरुमा यिनीहरूले काम गर्छ। उदाहरणको लागि कसैले बाटो बनाउँछ सडक विभागले भने ढल चाहिँ अब खाने बानीले अब फेरि ढल चाहिँ त्यो पिच उक्काएर फेरि ढल सुरु गर्छ, त्यसले ढल सुरु गरेको हुँदैन, प्राधिकरणले चाहिँ लाइन चाहिँ तलबाट चाहिँ ग्राउन्डमा चाहिँ लाइन जोड्नको लागि उसले फेरि खनिरहेको हुन्छ। त्यसपछि नगरपालिकाले फेरि यति विभिन्न किसिमका ढलमा चाहिँ राख्ने त्यो तपाईँको चाहिँ त्यो ढलमाथि राख्ने स्ल्याबहरू चाहिँ फेरि उसले पछि जोड्छ। यसरी हाम्रो निकायहरूले आआफ्नो तरिकाले कार्यक्रमहरू सञ्चालन गर्ने र ती कार्यक्रमहरूको बिचमा समन्वय नहुने विभिन्न निकायहरूको बिचमा, त्यो कारणले पनि नेपालमा पुँजीगत खर्च समयमा हुन नसकेको भनेर हामीले भन्छौँ। अर्को पुँजीगत खर्च हुन नसकेको कारण चाहिँ जोखिम लिने प्रवृत्ति छैन, काम गर्नको लागि जोखिम लिनुपर्ने हुन्छ, विशेष गरिकन विकास निर्माणका कामहरू गर्दा जोखिम लिनुपर्ने हुन्छ, त्यो जोखिम लिएर काम गर्छु भन्ने आँट छैन, किनकि विभिन्न किसिमको चाहिँ जोखिम लिँदाखेरि चाहिँ उसले सही किसिमले जोखिम लिँदाखेरि पनि विभिन्न प्रकारको उत्तर दिनुपर्ने, जवाफदेही हुनुपर्ने, तर त्यसैले गर्दाखेरि जोखिम चाहिँ आफूले व्यक्तिगत रूपमा जोखिम चाहिँ व्यक्तिगत हुने तर त्यसको उपलब्धि चाहिँ सार्वजनिक हुने जुन प्रवृत्ति छ सार्वजनिक प्रशासनको, त्यसले गर्दाखेरि पनि मान्छेले जोखिम लिएर काम गर्दैन, कर्मचारीले विशेष गरिकन जोखिम लिएर काम गर्दैन, त्यो कारणले पनि पुँजीगत खर्च हुन सकेको छैन। अर्को पुँजीगत खर्च नगर्ने अथवा कार्यक्रमहरू सम्पादन गरे पनि नगरे पनि, कार्यक्रम कार्यान्वयन भए पनि नभए पनि त्यसलाई कारवाही हुने व्यवस्था छैन। कसैले पुँजीगत खर्च अथवा तोकिएको कार्यक्रमहरू तोकिएको समयमा सम्पन्न नगर्दा न त्यो कर्मचारीलाई कारवाही हुन्छ, न त्यो ठेकेदारलाई कारवाही हुन्छ, न त्यो निर्माण व्यवसाय आपूर्तिकर्ता वा त्यसको मध्यस्थकर्तालाई कारवाही हुन्छ, कसैलाई पनि हामीले कारवाही गर्दैनौँ जो कन्ट्राक्ट प्रोसेसमा संलग्न छन्, जो विकास निर्माण कार्यमा संलग्न छन्, तिनीहरूलाई हामीले कार्य सम्पादन नभएको अवस्थामा कारवाही गर्ने व्यवस्था पनि छैन। त्यो कारणले पनि हाम्रो पुँजीगत खर्च कमजोर भइरहेको छ। अर्को पुँजीगत खर्च कमजोर हुने भनेको चाहिँ हाम्रो स्थानीय तहदेखि केन्द्रीय तहसम्म विभिन्न ठाउँमा समस्या छ, जस्तै जग्गा प्राप्ति मुआवजा, स्थानीय तहमा विभिन्न प्रकारको वातावरणीय समस्या, स्थानीय बस्तीको समस्या, स्थानीय चाहिँ जनजीवन र जनजीवनको समस्या, कुनै प्रोजेक्ट लिएर गयो त्यहाँ पहिरो बाढी जाने समस्या आउँछ, हामीले विकास निर्माण काम गर्दा बस्ती नै सार्नुपर्ने अवस्था आइरहेको हुन्छ। कतिपय ठाउँमा हामीले हाम्रो चाहिँ भौगोलिक बनावट नै कमजोर भएको कारणले काम गर्दै जाँदा त्यहाँ पहिरो आउने, बाढी आउने, बिचमा चाहिँ तपाईँले सुरुङ मार्ग बनाउने ठाउँमा पानीहरू निस्किने, त्यो कारणले गर्दा पहिले नै प्री एजम्सन नगरेको कुराहरू विकास निर्माणमा आइराख्ने, त्यो कारणले पनि पुँजीगत खर्चको व्यवस्था छैन। कारवाहीको व्यवस्था कमजोर छ भाइ, यो हाम्रो कमल सुवेदीजीले भने कारवाहीको व्यवस्था नै छैन भनेर मैले भनेको होइन कि कारवाहीको व्यवस्था कमजोर छ। हेर्नुहोस् तपाईँ कानुन हेर्ने त्यसको कार्यान्वयन नगर्ने गरेपछि कारवाहीको व्यवस्था कसरी छ भन्ने, कानुनमा त छ नि सर भनेर क्वेसन गर्नु मिल्दैन। कानुन चाहिँ हेर्ने मात्रै, तपाईँ त्यसलाई कारवाही गर्नुहुन्न भनेर, त्यसलाई कार्यान्वयन गर्नुहुन्न भनेर कारवाहीको व्यवस्थै नभएको, त्यस कारणले कानुनमा व्यवस्था भन्दैमा कारवाही भयो भनेर भन्नु मिल्दैन। कानुन नभएको कुरै कार्यान्वयन नभएको हुनाले त्यो कारवाहीकै व्यवस्था नभएको भनेर बुझ्नुपर्ने हुन्छ। ऐनमा कुनै कुराको व्यवस्था भएर कार्यान्वयन नभएको है, हामीले कारवाहीको नै व्यवस्था नभएको भनेर बुझ्ने बुझ्नु नै त्यसरी। तपाईँले भन्न खोजेको कुरा चाहिँ ऐनमा भइरहेछ, कारवाही नभएको त ऐनको पो कार्यान्वयन नभएको होला त सर, कारवाही नभएको कसरी भन्ने त भन्ने किसिमको प्रतिप्रश्न हिसाबको क्वेसन भयो कि तपाईँ, प्रतिप्रश्न होइन कि तपाईँ यसरी बुझ्नु पऱ्यो, ऐनमा हुने तर त्यसको कार्यान्वयन नहुने भनेको कारवाहीको व्यवस्था नभएको नै हो भनेर बुझ्नु पऱ्यो, लेख्नु पनि त्यही पऱ्यो। अनि अर्को चाहिँ हामीले के बुझ्नु पऱ्यो त भन्दा, यो पुँजीगत खर्च नहुने अर्को कारण चाहिँ हामीले चाहिँ नियमित रूपमा प्रगति समीक्षा गरेर त्यसको गल्ती कमजोरी पत्ता लगाएर त्यसलाई समाधान चाहिँ समयमै गर्दैनौँ, त्यसले पनि हाम्रो पुँजीगत खर्चमा समस्या छ। यसरी चाहिँ नेपालमा पुँजीगत खर्चमा चाहिँ वृद्धि गर्नको लागि चाहिँ यी समस्याको समाधान गरेर मात्रै हामीले पुँजीगत खर्च वृद्धि गर्न सक्छौँ, अन्यथा पुँजीगत खर्च अझै पनि वृद्धि हुने अवस्थामा हुँदैन, यति कुरा हामीले बुझ्नु पर्यो। त्यसपछि मैले अब सार्वजनिक ऋणको बारेमा कुरा गरेँ। सार्वजनिक ऋणलाई हामीले सार्वभौम ऋण भनेर भन्थ्यौँ, सार्वभौम ऋण हो, सरकारले सार्वजनिक खर्चका लागि आवश्यक पर्ने स्रोतहरूलाई पुर्याउनको लागि, स्रोतहरूको पूर्ति गर्नको लागि सार्वजनिक ऋण लिने गर्दछ। जब रेभेन्यू र तपाईँको चाहिँ एक्सपेन्डिचर्सको बिचमा ग्याप हुन्छ, रेभेन्यू मात्रै नभनौँ राजस्व अनुदान र अन्य आय, राजस्व अनुदान तथा अन्य आयभन्दा सरकारी खर्च बढी हुनुलाई हामीले सार्वजनिक ऋण भनेर भन्छौँ। सार्वजनिक ऋण चाहिँ डेफिसिट फाइनेन्सिङ अथवा घाटा वित्त पुरा गर्ने महत्त्वपूर्ण माध्यम हो, महत्त्वपूर्ण औजार हो। हामीसँग आन्तरिक र बाह्य दुवै किसिमको ऋण लिएर सरकारले आफ्नो बजेट स्रोत पुरा गर्ने गर्दछ। अब यो हामीले चाहिँ के बुझ्नु पऱ्यो भने, सार्वजनिक ऋण सङ्कलन गर्नको लागि, सार्वजनिक ऋणको व्यवस्थापन गर्नको लागि विभिन्न ऐन नियम कानुनको व्यवस्था गरिएको छ। संविधानमा चाहिँ ऋण लिन पाउने, ऋण लिन उठाउन पाउने, ऋण लिन वा उठाउन पाउने व्यवस्था छ। र त्यसपछि गएर हाम्रो ऋण तथा जमानत ऐन छ, राष्ट्र ऋण ऐन छ, राष्ट्र ऋण नियमावली छ, नेपाल राष्ट्र ब्याङ्क ऐन छ, राष्ट्र ऋण उठाउने ऐन छ, अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, वित्त हस्तान्तरण ऐन छ। यो सबै ऐन नियमहरू र संविधानको आधारमा सरकारले ऋण उठाउने गर्दछ। ऋण उठाउनको लागि चाहिँ हामीले दुईवटा कुरा हेर्छौँ, एउटा चाहिँ कुल गाह्रस्थ उत्पादनको 5% नबढ्ने गरी ऋण लिने व्यवस्था गरेका छौँ हामीले एउटा, अर्को प्रदेश स्थानीय तहमा उसको कुल आयको 10% नबढ्ने गरी ऋण लिन पाउने व्यवस्था गरिएको छ। टोटलमा सरकारले कुल गाह्रस्थ उत्पादनको 5%भन्दा बढी ऋण लिँदैन भने स्थानीय र प्रदेश तहमा कुल आयको, कुल राजस्वको 10%भन्दा बढी ऋण लिन पाउने व्यवस्था संविधान र ऐनहरूले गरेको छ। त्यो भित्र रहेर चाहिँ सरकारले ऋणको व्यवस्थापन गर्नुपर्ने हुन्छ। ऋणको चाहिँ निष्कासन र बिक्री प्रबन्ध गर्ने, व्यवस्थापन गर्ने कार्य, ऋणको योजना बनाउने काम चाहिँ सरकारले गर्छ भने यसको व्यवस्थापन गर्ने कार्य नेपाल राष्ट्र ब्याङ्क, महालेखा निन्द्र कार्यालय र ऋण व्यवस्थापन कार्यालयले गर्दछन्। अहिले सार्वजनिक ऋणको लागि हामीले दुई किसिमको ऋणहरूको औजारहरू छ, एउटा चाहिँ आन्तरिक ऋण र अर्को बाह्य ऋण। आन्तरिक ऋणको लागि 5 ऋण पत्रको औजारहरू प्रयोग गरिएको हुन्छ, जस्तै विकास ऋण पत्र, नागरिक बचत पत्र, राष्ट्रिय बचत पत्र, वैदेशिक बचत पत्र, ट्रेजरी बिल, यिनीहरू चाहिँ आन्तरिक ऋण उठाउने उपकरणहरू हुन्। आन्तरिक ऋण हामी 5 किसिमको ऋण पत्रहरूबाट उठाउँछौँ भने बाह्य ऋण चाहिँ हामी वैदेशिक सम्झौता, वैदेशिक सम्झौताबाट चाहिँ यो बाह्य ऋण प्राप्त हुन्छ। बाह्य ऋण चाहिँ वैदेशिक सम्झौतामा उल्लेख भए अनुरूपका उपकरणबाट गर्छौँ बाह्य ऋणको लागि, वैदेशिक सहायता अन्तर्गत सम्झौतामा उल्लेखित क्युआरका आधारमा, टर्म अफ रेफरेन्सका आधारमा बाह्य ऋण सङ्कलन गर्ने गरिन्छ भने, आन्तरिक ऋण सङ्कलन गर्नको लागि 5 उपकरणहरूबाट नेपाल राष्ट्र ब्याङ्कले यो ऋण सङ्कलन गर्ने गर्दछ। अब म तपाईँलाई सार्वजनिक ऋणबाट नेपालमा अथवा कुनै पनि कन्ट्रीमा सार्वजनिक ऋणबाट उत्पादनमा, उपभोगमा, बचतमा, त्यसले चाहिँ इन्फ्लेसनमा धेरै कुरा हुँदा इकोनोमीको प्रमुख इन्डिकेटरहरूमा सार्वजनिक ऋणबाट प्रभाव पर्दछ। आन्तरिक ऋणका पाँचवटा उपकरण चाहिँ नि विकास ऋणपत्र, नागरिक बचत पत्र, राष्ट्रिय बचत पत्र, वैदेशिक रोजगार बचत पत्र र ट्रेजरी बिल, पाँचवटा मैले भनिदिइसकेँ। यसरी चाहिँ हामीले र यो ऋणबाट सरकारले ऋण लियो भने के केमा प्रभाव पर्छ भने उत्पादनमा प्रभाव पर्छ, उपभोगमा प्रभाव पर्छ, लगानीमा प्रभाव पर्छ, वितरणमा प्रभाव पार्छ, रोजगारीमा प्रभाव पार्छ, यसले उत्पादन र चाहिँ तपाईँको लागतमा, उत्पादन लागतमा प्रभाव पार्छ, साधनहरूको प्रयोगमा प्रभाव पार्छ, आर्थिक विकासमा प्रभाव पार्छ, यसले विदेशी विनिमयमा प्रभाव पार्छ। त्यसैले मल्टिप्लायर इफेक्ट, बहु प्रभावहरू चाहिँ सार्वजनिक ऋणको हुन्छन्। त्यसैले सार्वजनिक ऋण लिँदाखेरि सरकारले धेरै ठुलो विचार गर्नुपर्ने हुन्छ। अब सार्वजनिक ऋण कति लिने भनेर भन्यो भने यसको चाहिँ त्यसलाई हामीले कुन तहसम्मको सार्वजनिक ऋण पर्छ लिनुहुन्छ भनेर भन्यो भने जिडिपीको चाहिँ 50% ऋण लिनु चाहिँ यो जोखिमपूर्ण हुँदैन भनेर भनिन्छ। जिडिपीको 50% ऋण लिनुलाई चाहिँ नराम्रो मानिँदैन। त्यो हिसाबले नेपालमा हाम्रो चाहिँ ऋण लिने स्पेस अझै पनि छ। मिगाम पहिला 34% मात्र थियो, यसपालि बढेर 45% पुगिसक्यो। ऋण यसैपालि मात्रै बढाइदिउँ हामीले। त्यसैले ऋण लिनलाई हामीहरू स्पेस छ, तर पनि यदि हामी हाम्रो राजस्वको स्रोतहरू सुक्दै गयो भने नेपालमा पनि अरू कन्ट्रीमा जस्तो 200-300% जिडिपीको 200-300%सम्म पनि ऋण लिने कन्ट्रीहरू छन्। विकसित देशले पनि ऋण लिएकै हुन्छ। झन् अमेरिका, जापान जस्तो कन्ट्रीको त जिडिपीको 100-200% ऋण छ। त्यस कारण ऋण लिनु खराब होइन, ऋण लिनु खराब होइन, ऋण लिनु फुल जिडिपीको 5% भने यो 5% भने सरले अहिले 50% भन्नुभयो। तपाईँले कुरा बुझेन। तपाईँ कहाँ, कुन दुनियाँमा हुनुहुन्छ? 5% भनेको एक वर्षमा चाहिँ ऋण लिनु पऱ्यो भने सरकारले जिडिपीको 5% भन्दा बढी लिनुहुन्न भनेको, एक वर्षको लागि, एक आर्थिक वर्षको लागि। कुल टोटलमा जिडिपीको 50% भनेको है। अब यसपछि चाहिँ नि अर्को चाहिँ हामीले के बुझ्नु पऱ्यो भने अब हामीले डेट सस्टेनेबिलिटी अथवा डेट टु जिडिपी रेसियो चाहिँ यति नै हुनुपर्छ भन्ने होइन, 50% चाहिँ जोखिम हुँदैन भनेर भन्ने मान्यता रहेको छ। तर पनि विकसित देशहरूकै जिडिपीको 200%सम्म पनि ऋण लिएका विकसित देशहरू छन्। त्यसैले ऋण लिनको लागि डराउनुपर्छ भन्ने छैन। नेपालले आफ्नो विकास गर्नको लागि अरू विकल्प नहुँदा सार्वजनिक ऋणबाट नै स्रोत साधन जुटाएर सरकारी खर्च गरेर इकोनोमीलाई अगाडि बढाउनु पर्ने अवस्था छ। तर त्यसो हुँदाहुँदै पनि हामीले डेट सस्टेनेबिलिटीलाई हेर्नुपर्ने हुन्छ। डेट टु जिडिपी रेसियोलाई हेर्दै हामीले ऋणको परिचालन गर्नुपर्ने हुन्छ। त्यसैले नेपालमा ऋण, सार्वजनिक ऋणको व्यवस्थापन गर्नको लागि के गर्नु पर्ला त भनेर भन्यो भने हाम्रो चालु खर्चलाई नियन्त्रण गर्ने, सार्वजनिक ऋणको परिचालन चाहिँ नि विकास निर्माणको काममा मात्रै, पुँजीगत खर्चमा मात्रै हामीले सार्वजनिक ऋणको प्रयोग गर्ने, पुँजीगत सम्पत्ति सृजनामा मात्रै गर्ने, रिसर्च एन्ड इनोभेसनमा गर्ने, साधारण खर्चमा नगर्ने हाम्रो नीति त्यो हुनुपर्छ। उच्च प्रतिफल दिने आयोजनाहरूमा ऋणको प्रयोग गर्नुपर्छ। त्यसपछि गएर हामीले वैदेशिक ऋण वा बाह्य ऋण परिचालन हुन सक्ने अवस्थामा चाहिँ त्यो ऋण परिचालन गर्ने र त्यो नहुन सकेमा मात्र आन्तरिक ऋण परिचालन गर्नुपर्ने हुन्छ। डेट स्पेसलाई पनि बारम्बार हामीले प्राथमिकता दिनुपर्ने हुन्छ। त्यसपछि गएर निजी क्षेत्रमा लगानी, निजी क्षेत्रबाट हुने लगानीलाई निरुत्साहित नहुने गरी ऋणको परिचालन गर्नुपर्ने हुन्छ। अहिले डेट टु जिडिपी रेसियो करिब 45% पुगिसकेको छ, 43% छ, 43% छ, यो 45% पुग्दैछ। अब त्यसरी बुझ्नु पर्यो, नवराज्यले सोध्नु भएको छ, यसपालि चाहिँ 43% पुगिसक्यो यसपालि लिने ऋणले। यसरी हामीले चाहिँ नि निजी क्षेत्रबाट क्रियाकलापहरू बढाउनेतिर हामी ध्यान दिनुपर्छ भनेर हामीले भन्छौँ। त्यसपछि सार्वजनिक ऋणको चाहिँ नि हामीले लेखाङ्कन गर्ने, त्यसको सम्झौताहरू सही समयमा गर्ने, त्यसको सार्वजनिक ऋणको चुक्ता गर्ने, ऋण चुक्ता गर्ने ब्याज सामासहित सार्वजनिक ऋण चुक्ता गर्ने सेड्युल अनुसार हामीले जुन सेड्युल बनाएका हुन्छौँ आन्तरिक ऋण उठाउनको लागि, त्यो सेड्युल अथवा टाइम सेड्युल अनुसार, क्यालेन्डर अनुसार चाहिँ सार्वजनिक ऋण उठाउने जस्ता कुराहरू हामीले गऱ्यौँ भने मात्रै अनि सार्वजनिक ऋणबाट चाहिँ हाम्रो हामीले चाहिँ उपलब्धि लिन सक्छौँ भनेर हामी भन्न सक्छौँ। नेपालमा सार्वजनिक ऋणलाई व्यवस्थापन गर्नको लागि यिनै तरिकाहरू, यिनै विधिहरू उपयुक्त हुन्छन् भनेर लेख्नु पर्यो। यो हिजो मैले छोटकरीमा भनेको हुनाले आज मैले अलिक डिटेलमा बताएको तपाईँहरूलाई, यो हिजो चाहिँ अलिक बुझेन कि भनेर आज त मैले यसलाई बताइदिएको हो। अब यसको चाहिँ यति सकेपछि म अर्को पाठमा जान्छु। ऋण भुक्तानीका तरिका हुँदैनन् भाइ, प्रकाश थापा भन्ने को हो उहाँ? ऋण भुक्तानीको कुनै तरिका हुँदैन, ऋण भुक्तानीको एउटै तरिका छ, सामा र ब्याज तोकेका बेला तिर्ने, त्यति हो भुक्तानीको तरिका भनेको। यसो कुनै आन्तरिक तरिका, बाह्य तरिका, डिस्काउन्ट भन्ने हुँदैनन्। ऋण भुक्तानीका तरिका भनेकै तोकिएको समयमा सामा र ब्याज चाहिँ यो दोहोऱ्याउने काम मिल्दैन, ऋणको प्रभाव यो तपाईँलाई 12 चोटि दोहोऱ्याउने काम हुँदैन। तपाईँ कहाँ कहाँ कन्सन्ट्रेट हुनु पऱ्यो नि यार, फटाफट बढ्नु पर्ने कारणले। क्राउडिङ आउट इफेक्टको हिजै कुरा गराएछ पप्पु कुमार गुप्ता, आज होइन हिजै भनिसकेको छ मैले क्राउडिङ आउट इफेक्टको बारेमा। अनि हामीले चाहिँ किन चाहिँ आन्तरिक र बाह्य ऋणमा कुन कुन र उपयुक्त र किन भन्नु हिजै बरुमा बगायत नदिन्छु, यो पनि हिजो भनिदिएको थिएँ सुमन बानिया, उहाँले कता कता बिर्सेछ। आन्तरिक ऋणभन्दा बाह्य ऋण किन ठिक छ भनेर भन्यो भने, बाह्य ऋणबाट आउने पैसा कम ब्याजमा आउँछ, लामो समयको आउँछ। बाह्य ऋणबाट आउने लामो समयको लागि आउँछ, कम समयमा आउँछ, प्रोजेक्टसँग टाइअप भएर आउँछ, कुनै निश्चित प्रोजेक्टसँग टाइअप भएर आउँछ। र बाह्य ऋणमा चाहिँ कोभिनेन्टहरू, विभिन्न शर्तहरू हुन्छन्, जुन शर्त चाहिँ पालना गर्नुपर्ने हुन्छ अनिवार्य रूपमा। र बाह्य ऋणले चाहिँ नि लामो अवधिको प्रभाव पार्छ, यसमा चाहिँ बाहिरबाट पैसा पनि आउँछ, इभन विदेशी मुद्रा समेत बाह्य ऋणबाट ऋण लिँदाखेरि चाहिँ वैदेशिक मुद्रा पनि आउने सम्भावना हुन्छ, यसबाट वैदेशिक मुद्रा नै आउँछ। त्यस कारणले आन्तरिकको तुलनामा बाह्य ऋण लिनु उपयुक्त छ भनेर हामीले बुझ्नु पर्यो। यो मैले हिजो पनि भनेको थिएँ, ऋण भुक्तानीको सरह छैन, प्रदेश र स्थानीय तहमा सार्वजनिक ऋण प्रक्रिया आधार भनेको चाहिँ जिडिपीको 10% होइन कि यो कुल राजस्वको 10% त्यही हो, त्यो चाहिँ हाम्रो ऐनमा लेखेको छ, यो प्राकृतिक स्वत्ता वित्त आयोग ऐनमा, अन्तर सरकारी वित्त हस्तान्तरण ऐनमा छ। र सरकारले आफ्नो आर्थिक नीति वित्तीय नीतिमा पनि प्रदेश र स्थानीय तहले चाहिँ 10% लिने आधार बनाएको छ। उसको प्रक्रिया र आधारहरू अहिले स्पष्ट छैनन्, स्थानीय तह र प्रदेशले चाहिँ ऋण लिने प्रक्रिया र आधारहरू स्पष्ट छैनन्। ती प्रक्रिया र आधारहरू बनाउनु जरुरी छ, नेपाल राष्ट्र ब्याङ्क मार्फत उठाउने वा उनीहरूले अरू मार्फत उठाउने, विभिन्न प्रकारका बन्डहरू जारी गरेर उठाउने, वा अहिले नै नेपाल राष्ट्र ब्याङ्कले बनाएका ट्रेजरी बिल लगायतका 5 वटाहरू बनाएर उठाउने, यो छलफलको विषय छ। यसको प्रक्रिया र आधारहरू सुनिश्चित भइसकेको छैन। नारायण भट्टराई, तपाईँले यसरी नै लेख्नु पर्यो। पेफाको कुरा यहाँ अहिले लेख्ने होइन, पब्लिक एक्सपेन्डिचर फाइनेन्सियल एकाउन्टेबिलिटीको कुरा चाहिँ खर्चमा लेख्ने हो, ऋणमा लेख्ने होइन। खर्चमा चाहिँ पेफाको कुरा महत्त्वपूर्ण छ। पब्लिक एक्सपेन्डिचर फाइनेन्सियल एकाउन्टेबिलिटीले 6 वटा इन्डिकेटरहरू राखेको छ, बजेटसँग सम्बन्धित, आन्तरिक नियन्त्रणसँग सम्बन्धित, लेखा परीक्षणसँग सम्बन्धित, त्यसपछि गएर चाहिँ नि सार्वजनिक स्रोत साधनको अथवा बजेटको क्वालिटीसँग सम्बन्धित 6 वटा इन्डिकेटरहरू पेफाले राखेको छ। यी 6 वटा इन्डिकेटर अन्तर्गत बहुन विभिन्न अन्य सब इन्डिकेटरहरू पनि छन्। ती इन्डिकेटरहरूको पालना गरेर सार्वजनिक खर्चलाई नतिजामुखी बनाउन सकिन्छ, राम्रो बनाउन सकिन्छ भनेर पेफाको कुरा त्यहाँ जोडेर लेख्न सकिन्छ। ऋणमा चाहिँ पर्दैन, ऋणमा चाहिँ हामीले पेफाभन्दा नि अरू नै कुरा हेर्छौँ। पेफाको कुरा विशेष गरिकन खर्चमा जोडेर लेख्नु होला, ऋणमा लेख्नै हुन्न भनिनँ मैले, तर पेफालाई चाहिँ खर्चमा जोडेर लेख्न ठिक हुन्छ। सार्वजनिक प्रशासनिक खर्च कसरी नियन्त्रण गर्ने भन्ने अघि नै भनिसकेँ मैले, यो कसले सोधेको हो, मैले सुरुमै भनेको थिएँ मापदण्डहरू बनाउनेदेखि लगायत मैले 10-12 पोइन्टहरू सबभन्दा पहिला त्यही बनाएको थिएँ, फेरि अहिले त्यही चिज सोध्नुभयो यहाँ। सार्वजनिक प्रशासनिक खर्चलाई नियन्त्रण गर्ने मैले 10-12 उपाय बताएको थिएँ अहिले, कार्यविवरण यो चाहिँदैन सोध्दैन, शान्त कुमार श्रेष्ठ सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको कार्यविवरण चाहिँ त्यसकै वेबसाइटबाट हेर्नु, जहाँ जहाँ सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको कार्यविवरण के हो भन्ने 100% सोध्दैन, यस्ता नसोध्ने कुराको उत्तर मैले दिइनँ। तपाईँलाई त्यसको काम कर्तव्य अधिकार चाहियो शान्त कुमार श्रेष्ठजीले, त्यसको वेबसाइटमा जाने, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका काम कर्तव्य अधिकार के हुन् त्यो कुरा त्यहाँबाट पढ्नु है, त्यो चाहिँ त्यहाँबाट पनि बताइदिएँ। यदि भएपछि अब हामीले के गर्नु पऱ्यो भने, यो यसपछि हामी अर्कोमा लाग्छौँ, अब मुख्य कुरामा लागौँ, राजस्वको संरचनामा। त्यसपछि तपाईँ सोध्नु होला, यो मैले चाहिँ उत्तर दिनु, तपाईँहरूले केही नलेखेको रहेछ लेखेर ल्याउनु भनेर हिजो भने, जम्मै यहाँ त नलेखिकन झ्याप झ्याप झ्याप सोध्या सोधे म त झ्याप साथीहरू। अब आज चाहिँ नि पहिला चाहिँ नि हामीले यो सार्वजनिक खर्च सकिसकेपछि अहिले मैले राजस्वको संरचनामा जान्छु, त्यसपछि हामी अर्कोमा लागौँला। यसको बिचमा सोध्न मिल्छ, तपाईँहरूले क्वेसन गरेपछि पनि सोध्न मिल्छ, फेरि कुनै गाह्रो भयो भने म क्वेसन्सको उत्तर बताउँदा। पहिला तपाईँले के बुझ्नु पऱ्यो भने, नेपालमा राजस्व प्रणालीको स्वरूप के छ भन्ने भन्दा स्वरूप र संरचना, यो राजस्वको स्वरूप र संरचना भनेको के हो भन्ने पहिला बुझौँ। त्यो किताबमा स्वरूप संरचनाका बारे लेखिदिए हुन्न, लन्ठाङ र लुन्ठुङ हुन्छन् किताबमा, त्यो भएर पहिला यो बुझ्नु पऱ्यो। पहिला राजस्वको संरचना र स्वरूप भनेको के हो भनेर भन्यो भने, हाम्रो टोटल रेभेन्यूमा कर राजस्वको कति हिस्सा छ, गैरकर राजस्वको कति हिस्सा छ, त्यसलाई संरचना र स्वरूप भनेर भनिन्छ। नेपालमा कर राजस्वको, नेपालको राजस्वको संरचनालाई विश्लेषण गर्ने हो भने, मैले पहिला संरचनाको कुरा गर्छु ल, नेपालमा राजस्वको संरचनाको कुरा गर्ने हो भने, कर राजस्वको संरचना चाहिँ नि 90%, गैरकरको 10% छ भनेर मैले भने। त्यसपछि तपाईँले के गर्नु पर्यो, कर र गैर करको सँगसँगै अरू कुराहरू थाहा पाउनु पर्यो। त्यसको सँगसँगै अरूको संरचना कति छ भनेर एकपालि मैले 76 भन्छु, 77 तपाईँले आफै हेरेर लेख्नु होला, मलाई दुःख नदिनु होला। म 76 चाहिँ हाम्रो 2076 एन्डमा हाम्रो राजस्वको संरचना कति थियो भन्ने कुरा म तपाईँलाई लेखेर बताउँछु, त्यहाँ सम्झै जाने। हाम्रो चाहिँ 76 चाहिँ सार्वजनिक क्षेत्र हामीले चाहिँ अहिले उठाउँदाखेरि चाहिँ कसरी उठाइरहेको थियौँ, हाम्रो चाहिँ यो राजस्वको संरचना अहिले कति छ भनेर भन्यो भने सबभन्दा ठुलो चाहिँ कसको छ, त्यसपछि कसको छ, त्यसपछि कसको छ भनेर हामीले बुझ्नुपर्ने हुन्छ। यसको संरचनाको कुरा गर्दा पहिला हामीले के बुझ्नु पर्यो भने अहिले हाम्रो 74 यो 10% र 90% भनेको मैले चाहिँ नि यो राजस्वको प्रवृत्तिगत विश्लेषण संरचनामा करको कति गैर करको कति भनेर भने त्यसपछि अरूहरूको कति छ भनेर हामीले भन्नु पर्यो भनेर भन्यो भने चाहिँ हामीले राजस्वमा चाहिँ अहिले सबभन्दा ठुलो हिस्सा चाहिँ मूल्य अभिवृद्धि करको रहेको छ। पहिला यसरी बुझ्नु पर्यो, अब हाम्रो हिस्साको कुरा गर्नुपर्ने हुन्छ। सबैभन्दा ठुलो हिस्सा मूल्य अभिवृद्धि कर, त्यसपछि आयकर, त्यसपछि भन्सार महसुल, त्यसपछि अन्तशुल्कको हाम्रो संरचनामा चाहिँ हिस्सा चाहिँ यिनीहरूको रहेको छ भनेर भन्नु पर्यो। त्यसको पर्सेन्टेज चाहिँ तपाईँले यसपालिको चाहिँ या बजेटको किताबबाट या इकोनोमिक सर्वेको किताबबाट या चाहिँ तपाईँले राजस्व परामर्श समितिको प्रतिवेदन 2077 तिनीहरूबाट तपाईँले लिएर गर्नु पर्यो। यो तिनवटा कुनै पनि बुटाबाट यसको पर्सेन्टेज चाहिँ कहाँबाट लेख्नु होला, मेरो पर्सेन्टेज चाहिँ पुरानो हुन्छ 76 हुन्छ, तपाईँलाई 77 चाहिन्छ, त्यहाँबाट हेर्नु पर्यो पर्सेन्टेज राख्नु परेको अवस्था होइन। परेन भने नेपालको राजस्वको संरचनामा सबैभन्दा ठुलो योगदान चाहिँ आयकरको रहेको छ, त्यसपछि भन्सार महसुलको रहेको छ, त्यसपछि अन्तशुल्क, त्यसपछि गएर रजिस्ट्रेसन दस्तुर, सवारी साधन कर जस्ता करहरूको रहेको छ भनेर तपाईँले लेख्न सक्नुहुन्छ। राजस्वको संरचनाको कुरा गर्दा हाम्रो राजस्वको संरचना र स्वरूपमा परिवर्तन भएको छ। विगत 10 वर्षको राजस्वको प्रवृत्तिलाई विश्लेषण गर्ने हो भने तपाईँ त्यसै लेख्न सक्नुहुन्छ, विगत 10 वर्षको राजस्वको प्रवृत्तिलाई विश्लेषण गर्ने हो भने पहिला हाम्रो सुरुमा चाहिँ मूल्य अभिवृद्धि कर, भन्सार र आयकरको योगदान बढी थियो भने अहिले 10 वर्षपछि यता आउँदा मूल्य अभिवृद्धि कर, त्यसपछि गएर आयकर, भन्सार महसुल तेस्रोमा पुगेको छ। यसरी हाम्रो राजस्वको संरचनामा परिवर्तन छ, संरचना र स्वरूपमा परिवर्तन छ। हामीले पहिला जुन जुन स्रोतहरूबाट राजस्व बढी सङ्कलन गर्थ्यौँ, अहिले 10 वर्षपछि ती स्रोतहरूबाट हामीले राजस्व सङ्कलन गर्न नसकेर अर्को स्रोतहरूको हिस्सा बढ्दै गएको छ भनेर यो हिसाबले लेख्नु पर्यो राजस्वको संरचना स्वरूपको बारेमा कुरा गर्दा। अनि अर्को चाहिँ हामीले के लेख्नु पर्यो भने राजस्वको संरचना र स्वरूपको कुरा गर्दा यसको प्रवृत्तिलाई पनि हेर्नुपर्ने हुन्छ। राजस्वको प्रवृत्तिको कुरा गर्दा राजस्व बढ्दो दरमा छ, हामीले 12 अर्बको राजस्वबाट 20 वर्षको अवधिमा 12 अर्बको राजस्वबाट 20-25 वर्षको अवधिमा 12 अर्ब मात्र टोटल राजस्व सङ्कलन हुने गरेकोमा हामीले अहिले करिब 10 खर्ब बराबरको राजस्व सङ्कलन गर्ने क्षमताको वृद्धि गर्दै गएका छौँ। यसरी राजस्वको सङ्कलन प्रवृत्ति चाहिँ बढ्दै गइरहेको छ। उदारीकरणको अवलम्बनसँगै, खुला अर्थतन्त्रको अवलम्बनसँगै हामीले राजस्व परिचालनमा ठुलो प्रगति गरेका छौँ। राजस्व परिचालनको संरचना र स्वरूपमा परिवर्तन भएको छ। 12 अर्बको 20-25 वर्ष 25-25 इयर्स अगाडि 12 अर्ब भएको राजस्व 25 वर्षकै अवधिमा 25-27 वर्षको अवधिमा करिब 10 खर्बको पुगेको अवस्था छ भनेर संरचना र स्वरूपमा त्यो लेख्नु पर्यो। फेरि तपाईँलाई बुझाएँ मैले, कर र गैर करको संरचना लेख्नु पर्यो कति कति पर्सेन्ट, त्यसपछि गएर आयकर सरी मूल्य अभिवृद्धि कर, आयकर, भन्सार महसुल, त्यसपछि गएर अन्तशुल्क, त्यसपछि गएर तपाईँको चाहिँ सवारी साधन कर र यो रजिस्ट्रेसन दस्तुरको कति कति हिस्सा छ त्यो तपाईँले संरचनाको स्वरूपमा त्यो बुझ्नु पर्यो। त्यसपछि संरचनाको कुरा गर्दा हामीले चाहिँ यो राजस्वको चाहिँ ट्रेनको कुरा गर्नु पर्यो। पहिला हामी कस्तो ट्रेनमा कुन कुन शीर्षकबाट, कुन कुन शीर्षक भनेको त्यही कर अन्तशुल्क भन्सारबाट कति राजस्व उठ्थ्यो पहिला, आजभन्दा 20-25 वर्ष अगाडि, 10 वर्ष अगाडि, 10 वर्ष पछाडि अहिले चाहिँ कति उठिरहेछ यो अन्तशुल्क भन्सार महसुल करमा, त्यसलाई हामीले संरचना र स्वरूप भनेर भन्छौँ। त्यसैले संरचना र स्वरूप भनेको आयकर मूल्य अभिवृद्धि करका गफ लेख्ने होइन, यसको स्ट्रक्चर लेख्ने, कुन कुन राजस्वको कति कति हिस्सा छ, आजभन्दा 10 वर्ष पहिलेको राजस्व कस्तो स्वरूपमा थियो, अहिले राजस्वको स्वरूप कस्तो अवस्थामा छ, हो त्यो संरचना र स्वरूप लेख्यो सोझ्यो भने ती कुरा तपाईँहरू लेख्ने। यो मैले छोटकरीमा बताएँ, लामो मैले बताइनँ। अब यसपछि हामीले पढ्नुपर्ने कुरा के छ त भन्दाखेरि पनि यो राजस्व भनेको के हो मैले हिजै भनिसकेको छु। त्यसमध्ये हामीले कर राजस्व र गैर कर राजस्व भनेर हामीले भन्छौँ। नेपालमा चाहिँ अब कर प्रणालीको स्वरूप अथवा राजस्व प्रणालीको स्वरूप कस्तो छ भनेर भन्यो भने राजस्व प्रणालीको स्वरूपमा हामीले राजस्वलाई दुई भागमा वर्गीकरण गरेर अध्ययन गर्न सक्छौँ भनेर भन्ने, कर राजस्व र गैर कर राजस्व। राजस्वको पहिला परिभाषा दिने, कानुन बमोजिम जनताले सरकारलाई बुझाउनु पर्ने वा सरकारले विभिन्न कर शुल्क महसुल दस्तुर दण्ड चरिवानाबाट सङ्कलन गर्ने रकमलाई राजस्व भनिन्छ। यस्तो राजस्व रकमलाई कर राजस्व र गैर कर राजस्वको संरचनाको रूपमा भाग गरेर अथवा संरचनाको रूपमा बुझ्न सकिन्छ। कर राजस्व अन्तर्गत विशेष गरिकन कर अन्तशुल्क भन्सार महसुल सवारी साधन कर रजिस्ट्रेसन दस्तुर जस्ता कुराहरू पर्दछन् भने गैर कर राजस्वमा गैर कर राजस्वमा विभिन्न प्रकारका शुल्क फी दस्तुर दण्ड जरिमाना साभा फिर्ता साभा ब्याज फिर्ता सरकारी वस्तु सेवा बिक्री गरी प्राप्त रकम सरकारी लगानीबाट प्राप्त प्रतिफल रोयल्टी ब्याज लाभांश जस्ता स्रोतहरूबाट सङ्कलन गरिएको रकमलाई गैर कर राजस्व भनिन्छ भनेर कर राजस्व र गैर कर राजस्व डिफाइन गर्नुहोस् तपाईँले। त्यस्तै अनि अर्को चाहिँ हामीले के बुझ्नु पर्यो भने हामीले राजस्वको प्रमुख अङ्गको रूपमा करलाई लिने गरिन्छ। अब हामी करबाट सुरु गरौँ, हामीलाई त्यहाँ कर आयकर मूल्य वृद्धि कर भनेर चाहिँ पहिला करकै कुरा गरौँला अनि आयकर अन्त शुल्कको बारेमा कुरा गरौँ। राजस्वको प्रमुख स्रोतको रूपमा करलाई लिइन्छ। करलाई प्रत्यक्ष कर र अप्रत्यक्ष करको रूपमा बुझिन्छ। व्यक्ति वा संस्था स्वयंले वहन गर्नुपर्ने, स्वयंले बुझाउनु पर्ने, स्वयंको करको भार र प्रभाव उही व्यक्ति वा संस्थामा पर्ने करलाई हामीले प्रत्यक्ष कर भनेर भन्छौँ। प्रत्यक्ष कर व्यक्ति वा संस्थाले आफ्नो इन्कममा आफूले आर्जन गरेको आयमा प्रत्यक्ष रूपमा आफ्नो आम्दानीका आधारमा बुझाउनु पर्ने वा राज्यले सङ्कलन गर्नुपर्ने कर हो भनेर भन्नु पर्यो। प्रत्यक्ष करले चाहिँ प्रत्यक्ष करले चाहिँ को भार प्रत्यक्ष करको भार चाहिँ व्यक्ति वा संस्थालाई नै पर्ने हुनाले करको भार बढनको उसले वहन गर्छ, आफ्नो भार करको भार परेको उसले महसुस गर्छ। यद्यपि प्रत्यक्ष करबाट नै सङ्कलन गरिएको राजस्व दिएको भरपर्दो हुन्छ, तर यसले चाहिँ त्यो करदातालाई चाहिँ ठुलो व्यभार चाहिँ बोकाएको हुन्छ भन्ने कुरा हामीले भन्न सक्छौँ। र अर्को हामीले के बुझ्नु पर्यो भने प्रत्यक्ष करले चाहिँ यो आयकर सम्पत्ति कर भूमिकर जस्तो करले चाहिँ यो सस्टेनेबिलिटी करलाई दिगो बनाउने काम पनि यसबाट गर्छ, किनकि व्यक्ति र संस्थाको इन्कम वा सम्पत्ति बढेसँगै यो कर बढ्ने भएको हुनाले त्यसरी हामी जानुपर्ने हुन्छ। र अर्को हामीले के बुझ्नु पर्यो भन्दाखेरि चाहिँ अप्रत्यक्ष कर भनेको एक व्यक्तिले व्यक्ति वा संस्थाले स्वयं वहन नगरिकन वस्तु वा सेवाको बिक्रीको माध्यमबाट सङ्कलन गर्ने करलाई हामीले अप्रत्यक्ष कर भनेर भन्छौँ। अप्रत्यक्ष कर अर्को व्यक्ति वा संस्थामा हस्तान्तरण हुन्छ भनेर भन्नु पर्यो। यसलाई हामीले विशेष गरिकन मूल्य अभिवृद्धि कर अन्तशुल्क र भन्सार महसुल यो तिनटै चाहिँ अप्रत्यक्ष कर अन्तर्गत पर्छ भनेर तपाईँले लेख्नु पर्यो। नेपालमा चाहिँ प्रत्यक्ष कर भन्दा अप्रत्यक्ष कर, किनकि मूल्य अभिवृद्धि कर त्यहाँ भएको हुनाले प्रत्यक्ष कर भन्दा अप्रत्यक्ष करबाट उठ्ने करहरू बढी हुन्छ भनेर भन्नु पर्यो, किनकि करको हिस्सा नै हाम्रो अन्तशुल्क भन्सार र आय मूल्य वृद्धि करको छ। आयकरको दोस्रोमा मात्रै पर्ने भाग हुनाले प्रत्यक्ष करको हिस्सा र अप्रत्यक्ष करको हिस्सा संरचनाको कुरा गर्ने हो भने अप्रत्यक्ष करबाट हामीले बढी कर सङ्कलन गर्छौँ प्रत्यक्ष करको तुलनामा भनेर हामीले भन्नु पर्यो। अनि अर्को चाहिँ हामीले के बुझ्नु पर्यो भने नेपालको कर प्रणाली चाहिँ को स्वरूपको कुरा गर्दाखेरि हामीले यस अन्तर्गत कर प्रणाली अन्तर्गत कर नीति त्यो एउटा आउँछ, करको प्रकार पनि आउँछ, कर सम्बन्धी ऐन कानुनहरू पनि आउँछ करको प्रणाली अन्तर्गत कर प्रणाली अन्तर्गत, अनि कर प्रशासन पनि त्यस अन्तर्गत आउँछ कसरी सञ्चालन गर्ने भन्ने, अनि करको लागि चाहिँ प्रयोग गर्ने प्रविधि कस्तो प्रविधिबाट हामी कर सङ्कलन गर्छौँ भन्ने कुरा पनि कर प्रणालीको स्वरूपमा आउँछ भनेर तपाईँले लेख्न सक्नुहुन्छ। नेपालको कर प्रणाली चाहिँ कस्तो प्रकृतिको छ भनेर तपाईँलाई सोध्यो भने नेपालको कर प्रणाली चाहिँ अहिले एकीकृत प्रकृतिको छ। हामीले विभिन्न करलाई चाहिँ छाताऐन बनाएको अवस्थामा छ, छाताऐन छैन, एकीकृत प्रकृतिको छैन भनेर लेख्नु पऱ्यो, एकीकृत प्रकृतिको छैन, फरक फरक करको लागि छुट्टा छुट्टै ऐन कानुनको व्यवस्था गरिएको छ भनेर भन्नु पऱ्यो। तर कर र गैर कर दुवैलाई हामीले कर प्रणालीमा समावेश गरेका छौँ, त्यस कारणले एकीकृत भनेको है। कर र गैर करलाई हामीले एउटै प्रणालीमा लिएर आएका छौँ, त्यसैले यो एकीकृत हो भनेर भन्छौँ। तर फरक फरक करको लागि छुट्टा छुट्टै ऐन भएको हुनाले छाता ऐन चाहिँ छैन करको छुट्टै भनेर हामी भन्न सक्छौँ। तिनै तहको सरकारलाई करको अधिकार दिएको छ। नेपालको कर प्रणालीको विशेषताको कुरा गर्नु पऱ्यो भने कस्तो स्वरूप छ भनेर कुरा गर्यो भने पनि मिल्छ। तिनै तहको सरकारलाई अधिकार दिएका छौँ हामीले। तिनै तहका सरकारले कानुन बमोजिम कर सङ्कलन गर्न पाउने व्यवस्था गरिदिएको छ। आयकर मूल्य वृद्धि कर भन्सार महसुल अन्तशुल्क लगायतका प्रमुख करहरूलाई हामीले सङ्घीय सरकारको क्षेत्रमा राखेका छौँ भने अरू करलाई चाहिँ प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गरेका छौँ। साझा करको विषयमा पनि संविधानमा ऐन कानुनमा स्पष्ट गरिएको छ साझा करको बारेमा को कसले उठाउने भनेर। कर प्रशासन सम्बन्धमा, कर प्रशासन सम्बन्धमा चाहिँ एउटा एक्सपर्टाइज संस्था अर्थ मन्त्रालय र विभिन्न आन्तरिक राजस्वका त्यो अन्तर्गतका निकायहरूको स्थापना गरिएको छ भनेर भनिन्छ हामीले। त्यसपछि गएर चाहिँ हामीले कर सङ्कलनका निम्ति विभिन्न राजस्व कार्यालयहरूको व्यवस्था छ। कर सम्बन्धी मुद्दा मामिला हेर्नको लागि अदालत, छुट्टै अदालतको पनि व्यवस्था गरेका छौँ। राजस्व न्यायाधिकरणको व्यवस्था गरिएको छ, त्यो पनि तपाईँ लेख्न सक्नुहुन्छ। राजस्व चुहावटको लागि छुट्टै व्यवस्था गरिएको छ। त्यसपछि गएर अर्को चाहिँ के बुझ्नु पऱ्यो भने राजस्व चुहावट रोक्नलाई पनि हामीले त्यो व्यवस्था गरेका छौँ, सम्पत्ति शुद्धिकरणलाई पनि व्यवस्था गरेका छौँ भनेर कर प्रणालीको विशेषताहरू चाहिँ त्यसरी तपाईँ लेख्न सक्नुहुन्छ। अब यसपछि गएर हामीले कर प्रणालीको स्वरूपको कुरा गर्दाखेरि हामीले अर्को कुरा पनि बुझ्छौँ, यसको संरचनागत स्वरूप पनि छ। सङ्घ प्रदेश स्थानीय तहमा यसको चाहिँ तिनै तहमा हाम्रो संरचना राखेका छौँ हामीले, त्यो हिसाबले हामी बुझ्न सक्छौँ। अहिले करिब करिब जिडिपीको 22% हाराहारीमा हाम्रो कर सङ्कलन हुने गरेको छ, यो बढ्दो क्रममा छ। 19-20-21-22 रूपमा हामीले गइरहेका छौँ, 22% हाराहारीमा हाम्रो कर सङ्कलन हुने गरेको छ। अनि अर्को हामीले के बुझ्नु पऱ्यो भने करको चाहिँ कार्यान्वयनको अवस्थाको कुरा गरौँ। अब नेपालमा चाहिँ करको, कर अन्त शुल्क र भन्सारको कुरा गर्दाखेरि हामीले पहिला करको कार्यान्वयनको अवस्था गरौँ कस्तो छ भनेर। आयकर चाहिँ दोस्रो ठुलो कर हो भनेर भन्छौँ, मूल्य अभिवृद्धि कर पछि दोस्रो ठुलो कर हो, त्यसलाई हामीले आयमा आधारित कर भनेर भन्छौँ आयकरलाई। अनि यसमा चाहिँ यसमा के गर्छौँ त भन्दाखेरि चाहिँ यो आयकरमा चाहिँ रोजगारी, पेसा व्यवसायबाट प्राप्त रकम चाहिँ रकमलाई हामीले आयकरको रूपमा लिन्छौँ। व्यवसायबाट आए, रोजगारीबाट आए, लगानीबाट आए, आकस्मिक लाभबाट हुने आयलाई पनि हामीले आयकरको रूपमा लिने गर्छौँ। आयकर चाहिँ दुईवटा किसिमले हामी लगाउँछौँ, एउटा ग्लोबल स्ट्यान्डर्ड जसको, अब ग्लोबलको रूपमा पनि सेड्युलको रूपमा पनि, यो सूचीको आधारमा पनि लगाइन्छ अनि ग्लोबल ट्रेन्ड के छ त्यसको आधारमा पनि लगाइन्छ। अर्को चाहिँ आयकर चाहिँ ऐनअनुसार लगाउँछौँ हामीले, समान आयमा समान कर लगाउने व्यवस्था पनि हाम्रो छ भनेर हामी भन्छौँ। आयकर चाहिँ स्वयं कर निर्धारणमा आधारित छ, अहिले आफैले निर्धारण गर्छ, तर त्यसको आफैले निर्धारण गरे पनि कार्यालयले जस्टिफाई चाहिँ कार्यालयलाई गर्नुपर्ने छ, स्वयं करमा निर्धारणमा आधारित छ। आयकर प्रोग्रेसिभ प्रकृतिको पनि छ भनेर हामी भन्छौँ। आयकरमा स्रोतमा करकटीको व्यवस्था छ भनेर तपाईँले भन्न सक्नुहुन्छ। स्रोतमा करकटी भनेको जस्तो जुन बेलामा हामीलाई नेमले हामीलाई पैसा दिनुहुन्छ माधवजीले, त्यसमा चाहिँ उहाँहरूले करै काटेर दिइरहेको हुन्छ, त्यसलाई स्रोतमा करकटी भनेर भन्छ। स्रोतमा करकटी भनेको उहाँले पैसा पेमेन्ट गर्ने बेलामा, कुनै संस्थाले पैसा पेमेन्ट गर्ने बेलामा त्यो चाहिँ पेसा वा व्यवसायबाट पैसा लिने मान्छेलाई, लिँदा मान्छेको रकमबाट, पारिश्रमिकबाट पहिला कर कट्टा गरेर अनि मात्र भुक्तानी दिने, त्यसलाई चाहिँ हामीले भन्छौँ स्रोतमा करकटी। स्रोतमा करकटीको व्यवस्था छ आयकरमा, त्यसरी गरिरहेको छ। रासकट्टीको व्यवस्था पनि छ, सरल तरिकाले हामीले रासकट्टीको व्यवस्था गरेर आएको छौँ। सबै खर्च कट गर्न पाउने व्यवस्था पनि छ, सबै खर्च भनेको बिमा खर्च, पत्र पत्रिकाको खर्च, शिक्षामा तिरेको खर्च लगायतको सबै खर्चहरू कट गर्न पाउने व्यवस्था पनि छ। नोक्सानीको स्रोत भर्न लिने व्यवस्था पनि छ। अनि मैले विभिन्न आयलाई एकीकृत गरेर हामीले कर बुझाउन पाउने व्यवस्था पनि छ, विभिन्न स्रोतबाट प्राप्त भएको आयलाई एकीकृत गरेर बुझाउन पाउने व्यवस्था पनि हाम्रो छ। यस्तो चाहिँ हाम्रो कर प्रणालीको विशेषता छ भनेर हामीले बुझ्न सक्छौँ। अब यो चाहिँ यति कुरा मैले भनिसकेपछि हाम्रो अहिले आयकरमा चाहिँ अथवा आयकरको कार्यान्वयनको अवस्था के छ भनेर भन्यो भने ऐन नियमको आधारमा गर्छौँ भनेर भन्नु पऱ्यो, विभिन्न निकायहरूको व्यवस्था गरिएको छ भनेर भन्नु पऱ्यो, प्रशासनिक कार्यविधिहरू तयार गरिएको छ भनेर भन्नु पऱ्यो, विभिन्न चाहिँ कार्यविधिबाट ऐन नियम कानुनका प्रावधान अनुसारको कार्यविधि अनुसार चाहिँ कार्यान्वयन गर्ने गरिएको छ, राजस्व समूह कर्मचारीद्वारा यसको कार्यान्वयन हुन्छ भनेर लेख्नु पऱ्यो, आइटी सिस्टम लागू गरिएको छ भनेर लेख्नु पऱ्यो कार्यान्वयन गर्दा। अब समस्या के छ आयकरमा भनेर भन्यो भने हामी के भन्ने, अब एकताली हाम्रो आयकरमा मैले यसको कुरा गर्छु, अरूमा पनि मिल्छ यो के समस्या छन् भन्ने कुरा एकताली गरौँ, त्यसपछि अनि अरूमा लागौँला। हाम्रो समस्यामा के छ भने एउटा त करदातामा करप्रति नकारात्मक धारणा छ, अहिले पनि नकारात्मक धारणा छ। कसरी नकारात्मक धारणा छ, दुइटै कुरामा हेरौँ। दुईवटा हिसाबमा करदाताले बुझिरहेको हुन्छ, हामीले तिरेको कर सरकारले चाहिँ नचाहिँदो काममा खर्च गर्छ, करप्सनमा खर्च गर्छ, हामीले चाहिँ करदाताले चाहिँ हामीले कर तिरिरहेको हुन्छौँ, हामीलाई कुनै पनि प्रकारको सरकारले सुविधा दिँदैन, राम्रो बाटोको सुविधा दिँदैन, ट्राफिक जामको व्यवस्थापन उसले गर्न सक्दैन, ढल पानीको राम्रोसँग व्यवस्था गर्न सक्दैन, आधारभूत आवश्यकताकै व्यवस्था गरिदिन सक्दैन, उसले धुलो धुवाको व्यवस्थापन गर्न सक्दैन। त्यो कर तिर्ने मान्छेले ती कुराहरूमा अनि झन्झट, फेरि कर तिर्ने मान्छेलाई चाहिँ अनावश्यक दुःख हैरानी दिएर झन्झट गर्ने गरेका छ। यो सबै कारणले गर्दा करदाताले चाहिँ कर प्रशासनप्रति नकारात्मक धारणा राख्ने वातावरण एउटा छ, त्यो नकारात्मक धारणा हुनु स्वाभाविक पनि हो। अर्को चाहिँ नि सबैको स्वयं कर तिर्ने प्रवृत्ति छैन, सबै चाहिँ करदाताले चाहिँ म आफैले कर तिर्नुपर्छ भन्ने उसको मानसिकतै छैन। उदाहरणको लागि तपाईँलाई मैले भन्छु, हामीले कतिपय पढाइरहँदाखेरि पनि कतिपय ट्युसन सेन्टरहरू छ अहिले खोलेको थुप्रै छ, तिनीहरूले कर तिर्दैन, कर तिरेको छैन, इलिगल रूपमा नै तपाईँको चाहिँ मास्टरलाई पनि उसले कर कटी गरेर पैसा रकम दिँदैन भने उसले आफूले पनि कर कार्यालयमा सब्मिट गर्दैन, आफ्नो इन्कम सब्मिट गरेर कर दाखिला उसले गर्ने गरेको छैन थुप्रैले। त्यो भनेको चाहिँ उसको स्वयं कर तिर्ने प्रवृत्ति नै नभएको। यदि राज्यले भोलि आएर छानबिन गरेर कारवाही गर्यो भने तिराउँला, म आफै अग्रसर भएर चाहिँ म तिर्दिनँ भन्ने किसिमको कुरा चाहिँ उसको भयो, यसलाई चाहिँ स्वयं कर तिर्ने प्रवृत्ति नहुनु भनेर हामी भन्छौँ। अर्को चाहिँ अहिले चाहिँ अब अहिले त त्यसो भन्न मिल्ला, कतिपय ठाउँमा हामीले अन्तर्राष्ट्रिय कार्यालयहरू थुप्रै खोलि पनि सकेका छौँ, स्थापना गरेका छौँ, जिल्ला जिल्लामा करदाता सेवा कार्यालयहरू स्थापना गरिसकेका छ। पहिला त करमा पहुँच थिएन, मान्छे कर तिर्न चाहेको छ तर त्यहाँ प्रशासनिक संरचना छैन, जिल्ला जिल्लामा चाहिँ प्रशासनिक संरचना नभएको कारणले करदातामा कर पहुँच, करदातामा पनि करको एक्सेस वा कर प्रशासनको पहुँच नभएको कारणले पनि यो करलाई चाहिँ कार्यान्वयन गर्न गाह्रो भएको भनेर भन्छौँ हामी। अर्को करदाता शिक्षाको कुरा छ, करदाता शिक्षा पनि हामीले प्रभावकारी रूपमा दिन सकेका छैनौँ। आर्थिक गतिविधिहरू देशभरि भए पनि आर्थिक गतिविधिहरू त देशभरि छन् तर जिल्ला सदरमुकामै जानुपर्छ, अझै पनि केही करहरू बुझाउनु पऱ्यो भने करहरू चाहिँ स्थानीय तहमै बुझाउन सक्ने व्यवस्था अझै पनि छैन, स्थानीय तहले कर लिएर त्यसले बुझाइदिने व्यवस्था पनि छैन, जिल्ला सदरमुकाममा पुग्नै पर्ने हुन्छ। त्यस्तै मूल्यको चाहिँ हस्तान्तरण, मूल्यलाई खण्डीकरण गर्ने, मूल्यलाई कम गर्ने, टुक्रा टुक्रा बनाउने चलन पनि हाम्रो छ भनेर भन्छौँ। अर्को चाहिँ यो कर प्रशासनमा काम गर्नेहरूलाई एक्सपर्टिज दक्ष हुने गरेर तालिम ज्ञान शिक्षाको पनि अभाव छ भनेर भन्छौँ। त्यसपछि गएर अर्को यो करदाताहरू प्रविधि मैत्री पनि छैन, अझै हामीहरू धेरै जसो त प्रविधि मैत्री अझै पनि छर्न सकेका छैनौँ, प्रविधि मैत्री नभएर पनि हामी त्यस्तो हुन्छौँ। अर्को हामीले चाहिँ कारोबारमा आधारित यो हामीले करलाई चाहिँ कारोबारमा आधारित लेखा बनाउनु पर्ने त्यस्तो बनाउनु सकेका छैन, कतिपय कृषि लगायत कतिपय क्षेत्रलाई अझै पनि करको दायरामा ल्याउन सकेको छैन, कतिपय पेसा व्यवसायलाई अझै पनि करको दायरामा ल्याउन सकेको छैन। अर्को पुनरावलोकन, यो पुनरावलोकन भनेको पुनरावलोकनको व्यवस्था पनि छ, दोहोरो पुनरावेदनको कारणले गर्दाखेरि चाहिँ दोहोरो पुनरावेदनको व्यवस्था नराखिएको छैन। दोहोरो पुनरावेदन भनेको कुनै कर कारणले कर कार्यालयले कर निर्धारण गरिसकेपछि त्यसले त्यो राजस्व के भन्छ न्यायाधिकरणमा गएर त पुनरावलोकन गर्न सक्ने भयो, तर त्यो भनेको चाहिँ उसले फेरि गएर चाहिँ अर्को त्यही केसको लागि उसले अर्को ठाउँमा गएर पुनरावेदन गर्न पाउने व्यवस्था छैन, पहिला राजस्व न्यायाधिकरणमै जानुपर्ने व्यवस्था छ, त्यसले गर्दाखेरि पनि दोहोरो पुनरावेदनको व्यवस्था छैन भनेर हामी भन्छौँ। अनि अर्को चाहिँ नि हामीले के पनि बुझ्न सक्दैनौँ भने यो इन्फर्मल इकोनोमी छ, त्यसलाई अझै पनि हामीले इन्फर्मल इकोनोमीलाई ठिक ठाउँमा ल्याउन सकेका छैनौँ। बिजक प्रणालीमा, बिल बिजक प्रणालीमा समस्या छ, त्यो पनि हामीले भन्छौँ। नोक्सानीको शोधवर्णना भनेको चाहिँ तपाईँलाई कुनै आय वर्षमा नोक्सानी भयो भने त्यो नोक्सानीको चाहिँ तपाईँले कर एडभान्समा तिरिसक्नु भएको थियो, नोक्सानी भएकोमा पनि तपाईँले कर तिर्नु भएको भयो भने पहिले नै एडभान्समा तिरेको कर तपाईँले कर तिर्नु भएको थियो, तपाईँलाई नोक्सानी भयो भने त्यो नोक्सानीको शोधवर्णना उसले गरिदिन्छ, नोक्सानी तपाईँले कटाएर पुनः तपाईँको आय विवरण पेस गर्नुहुन्छ, त्यसको आधारमा तपाईँलाई कर उसले फिर्ता गरेको रहेछ भने, कर बढी लिएर रहेछ भने फिर्ता गरिदिन्छ, त्यसरी कर बढी लिएकोलाई फिर्ता गर्नलाई हामीले शोधवर्णना भनेर भन्छौँ। नोक्सानी भएको कारण त्यो एडभान्समा मात्रै हुन्छ, पहिला थाहा हुँदैन, नाफा नोक्सान निर्धारण नै गरिसकेर कर तिर्ने परिवेशमा त हुँदैन, र कतिपयले एडभान्स करको व्यवस्था छ, नाफा नोक्सानी निर्धारण नभइकन एडभान्समा कर तिर्नुपर्ने हुन्छ, तिनीहरूलाई चाहिँ शोधभर्नाको व्यवस्था गर्नुपर्ने हुन्छ। यो मलाई कमल सुविधा सोधेको हो, भ्याटलाई किन प्रगतिशील कर भनिन्छ भनेको, भ्याट चाहिँ विभिन्न बहुदरमा लगाइन्छ, एउटा यो कन्जम्सनको आधारमा लगाइन्छ, बहुदरको आधारमा लगाइन्छ, त्यसपछि गएर अर्को कुरा चाहिँ यसको फ्रिक्वेन्सीको आधारमा लगाइन्छ, तपाईँले कति टाइम किन्नुहुन्छ भन्ने आधारमा लगाइन्छ। त्यस कारणले जसले बढी उपभोग गर्छ, जसले बारम्बार सामानमा किन्छ, फ्रिक्वेन्सी बढाएर किन्छ, धेरै धेरै किन्छ, जसले चाहिँ अझ महँगो खालको वस्तुहरू किन्छ, ठुलो ठुलो परिमाणको क्वान्टिटीको वस्तुहरू किन्छ, त्यसलाई चाहिँ बढी कर लाग्छ। उदाहरणको लागि सबभन्दा धेरै भ्याट त हामी केमा लगाउँछौँ, गाडीमा लगाउँछौँ, गाडी भनेको त धनी मान्छेले गर्ने भयो, त्यो भ्याट चाहिँ अरू वस्तुमा, खाद्यान्न वस्तुमा हामी लगाउँदैनौँ, लगाए पनि कम लगाउँछौँ, त्यो चाहिँ त्यस कारणले पनि हामी प्रगतिशील भन्यो. वस्तुको प्रकृतिको आधारमा लगाइने, कन्जम्सनको आधारमा लगाइने, वस्तुको किनबेच ट्रेडिङको आधारमा लगाइने, फ्रिक्वेन्सीको आधारमा लगाइने, कतिपटक किन्छ भन्ने, त्यस्तो कारणले गर्दा यसलाई प्रगतिशील कर भनेको भनेर बुझ्नु. अनि बहुदरमा लगाइने त्यो भएको, हामी कहाँ त एक दर लगाउँछ तर कहीँ चाहिँ जस्तो इन्डियामा चाहिँ बहुदरमा लगाउँछ, त्यो कारणले पनि यसलाई हामीले प्रगतिशील भनेर भन्यो. अब अर्को चाहिँ यहाँ यदि भइसकेपछि मैले अहिले कुरा गरिरहेको चाहिँ आयकरको कुरा गरेँ, करको संरचनाको कुरा गर्दाखेरि चाहिँ अर्को, अब मैले मूल्य अभिवृद्धि करमा गएँ, आयकर मैले सोकेँ, अब मूल्य अभिवृद्धि करमा जान्छु. मूल्य अभिवृद्धि करलाई चाहिँ वस्तु वा सेवाको बिक्रीको हरेक तहमा लाग्ने करलाई हामीले मूल्य अभिवृद्धि कर भनेर भन्छौँ. यो उत्पादकदेखि उपभोक्ताको तहसम्म विभिन्न लेयरमा लाग्छ, यो विभिन्न तहमा लाग्छ. विभिन्न तहमा हुने मूल्य अभिवृद्धिमा लाग्ने कर भएको हुनाले नै यसलाई हामीले मूल्य अभिवृद्धि कर भनेर भनेको हो. यो मूल्य अभिवृद्धि कर चाहिँ मूल्यमा जति वृद्धि हुन्छ, हामीले जति भ्यालु एड गर्छौँ आफ्नो र मेटेरियल कच्चा पदार्थ लिएर आएर, यसको भाडा, घर भाडा, ढुवानी लगायत अथवा त्यसको प्याकिङ गरेर जति मूल्य वृद्धि गरेका हुन्छ वस्तु वा सेवामा, त्यसको आधारमा लगाइने करलाई नै हामीले मूल्य वृद्धि कर भनेर भन्छौँ. यो चाहिँ वस्तुको चाहिँ उत्पादनदेखि बिक्री वितरण गर्नेका विभिन्न तहमा लगाइन्छ भनेर हामी भन्छौँ. त्यसपछि अर्को के पनि बुझ्नु पऱ्यो भने, योबाट हामीले के बुझ्नु पऱ्यो भने, नेपालमा चाहिँ मूल्य वृद्धि कर रै करको प्रमुख स्रोत हो भनेर भन्छौँ. करिब 37% पैसा चाहिँ हाम्रो भ्याटमा हुन्छ भनेर भनेको. यो भ्याटमा कर फिर्ता भन्ने मैले बुझाएकै छैन, किन लाग्यो प्रवेश बडुवाल चाहिँ किन दौडिरहेको हो मैले बुझेन. पहिला भ्याटै पढाएको थिएँ नि त मैले, कर फिर्ता भन्ने कहाँ लिएर आएर बुझाएको थिएँ. एक बुकमा नबुझे म बताइदिउँला, ठिक छ, पुरै हेरेर ल, बुकमा नबुझे म बताइदिउँला. यसरी चाहिँ मूल्य वृद्धि करमा चाहिँ हामीले यसरी बुझ्नु पऱ्यो. अनि यो करको सबभन्दा ठुलो स्रोत हो भनेर भनियो, यो अप्रत्यक्ष कर हो भनेर लेख्नु पऱ्यो. 37% जस्तो पैसा चाहिँ अहिले हाम्रो मूल्य वृद्धि करबाटै उठ्छ भनेर भन्नु पऱ्यो. यो समानताको सिद्धान्तमा आधारित छ भनेर पनि हामीले बुझ्नु पऱ्यो. यसले सामाजिक न्यायको कुरा गर्दा सामाजिक न्याय त्यसले गर्दैन, तर प्रगतिशील हामी भन्छौँ. अर्को यसलाई चाहिँ हामीले के बुझ्नु पऱ्यो भन्दाखेरि चाहिँ, यो उत्पादन र बिक्रीका विभिन्न तहमा लगाइन्छ भनेर भन्नु पऱ्यो. अब यो भ्याटको चाहिँ विशेषता के हो त भन्दा, यसले चाहिँ कुनै करदातामा कर थुपार्दैन, डिस्ट्रिब्युट हुन्छ. कर चाहिँ विभिन्न तहमा डिस्ट्रिब्युट हुन्छ, त्यसैले एउटै व्यक्ति वा संस्थामा करको भार पर्दैन, यसमा हामी त्यो भन्न सक्छौँ. अनि अर्को चाहिँ के छ भन्दाखेरि चाहिँ, अब यो यसको क्याच अप इफेक्ट हुँदै जान्छ, भनेको मतलब एक ठाउँमा यसले कसैले कर छल्यो भने त्यसलाई अर्को ठाउँबाट पनि त्यसलाई समात्न सकिन्छ. कुनै एक ठाउँमा चाहिँ उसले कर छल्यो भने अर्को ठाउँमा पनि गएर समात्न सकिने अवस्था हुन्छ यो मूल्य वृद्धि करमा. अनि अर्को चाहिँ यो बिजकी हो, बिल बिजक प्रणालीमा आधारित कर प्रणाली हो भनेर लेख्नु पऱ्यो. मूल्य वृद्धि कर भनेको बिल बिजक प्रणालीमा आधारित कर हो भनेर भन्नु पऱ्यो. यसमा एकल र बहुदर दुवै हुन्छ, तर हामीले एकल दर 10% चाहिँ एकल, 13% चाहिँ हामीले एकल दर लगाएका छौँ. पहिला 10% थियो, पछि हामी 13% बनायौँ. अनि अर्को चाहिँ हामीले के बुझ्नु पऱ्यो भन्दाखेरि चाहिँ, योमा यसमा चाहिँ सेल्फ प्राइसिङ पनि हुँदैन, किनकि सेल्फ प्राइसिङ किन हुँदैन भने विभिन्न तहमा चाहिँ प्राइस बढ्दै गएको हुनाले सेल्फ प्राइसिङ पनि हुँदैन यसमा. अनि अर्को चाहिँ यो स्वयं कर निर्धारणमा आधारित छ, यो कन्जम्सनमा आधारित छ, यो फराकिलो पनि छ, फराकिलो कर आधार भएको कर हो भनेर हामी भन्छौँ. अनि अर्को चाहिँ यसमा अहिले मैले भनिदिउँला, उहाँले सोध्या पनि छ, यसमा चाहिँ यस्तो करमा चाहिँ कारोबार यसको कर लाग्ने र नलाग्ने पनि छुट्याइदिया हुन्छ, कुन कुनमा भ्याट लाग्छ लाग्दैन भनेर पनि यस्तो कर छुट्याइएको छ. यसमा ई बिलिङ र ब्याङ्किङ पेमेन्टलाई जोड दिएको छ यो कर प्रणालीमा. हामीले यो इलेक्ट्रोनिक बिलिङ हुन्छ र ब्याङ्किङ पेमेन्टबाट जोड दिएका छौँ. र अर्को चाहिँ हामीले के पनि बुझ्नु पऱ्यो भने, मूल्य वृद्धि कर चाहिँ को भार चाहिँ अन्तिम उपभोक्तामा पर्छ, एकदमै हो त्यो अन्तिम उपभोक्तामा पर्छ. तर पऱ्यो भने पनि यो विभिन्न तहमा उठेर परेको हुन्छ, अन्तिम सबै चाहिँ अन्तिम उपभोक्ताले मात्रै तिर्ने भने होइन, लास्टमा चाहिँ अन्तिम उपभोक्ताले तिर्छ. तर यो चाहिँ सिफ्ट हुँदै जान्छ, पहिला थोक विक्रेताले तिर्छ, त्यसपछि खुद्रा विक्रेताले तिर्छ, उसको हरेकको मूल्य वृद्धि भएको लास्टमा चाहिँ उपभोक्ताले तिर्ने भएको हुनाले करको भार चाहिँ उपभोक्तामा, अन्तिम उपभोक्तामा चाहिँ करको भार पर्ने हुन्छ, त्यस कारणले बुझ्नु पर्छ. अनि यो भ्याट फिर्तालाई हामीले भ्याट क्रेडिट भनेर भन्छौँ, अहिले यो व्यवस्था हटाइएको छ. भ्याट फिर्ता भनेको चाहिँ कस्तो भने, कुनै व्यवसायले चाहिँ धेरै पटक जोडिने पनि हो, त्यो लेख्न मिल्छ. भ्याट फिर्ता भनेको चाहिँ व्यवसायले आफूले सङ्कलन गरेको कर र आफूले तिरेको कर, दुईवटा भ्याट त आफूले सङ्कलन गर्छ भने तिर्छ, पनि आफूले सामान किन्दा कुनै होलसेल छ, कुनै रिटेल छ, उसले उत्पादकबाट सामान किन्यो त्यसले कर तिर्छ, मूल्य वृद्धि कर उसले तिरेको हुन्छ. अनि आफूले सामान बिक्री गर्छ ल्याएर, त्यो मूल्य अभिवृद्धि कर सङ्कलन गर्छ. यसरी आफूले तिरेको कर र आफूले सङ्कलन गरेको मूल्य अभिवृद्धि करको डिफ्रेन्स हेरेर आफूले तिरेको मूल्य वृद्धि करको तुलनामा आफूले सङ्कलन गरेको कर कम भयो भने त्यो रकमलाई फिर्ता गरिन्छ, त्यसलाई घाट फिर्ता भनेर भन्छ। त्यसलाई ट्याक्स क्रेडिट भनेको त्यही हो। कुनै व्यवसायीले आफूले सामान किन्दाखेरि तिरेको भ्याट र त्यो सामान आफूले फेरि बिक्री गर्ने रिसेल गर्ने त्यसलाई एउटाबाट किन्ने अर्कोलाई बेच्ने रिसेल भनेको त्यो। तपाईँलाई यसलाई सजिलो भाषामा बोल्यो भने इधरका माल उधर, उधरका माल इधर भनेको एउटासँग सामान किन्यो अर्कोलाई बेच्यो, यसरी बुझ्नु पर्यो। यो भ्याटमा दर्ता भएको व्यवसाय, कुनै व्यवसाय भ्याटमा दर्ता छ, कसैसँग सामान किन्छ त्यो सामान बेच्छ, सामान किन्दा उसले भ्याट तिरेको हुन्छ, सामान बित्दा भ्याट सङ्कलन गरेको हुन्छ। त्यही सामान अर्को सामान होइन, फेरि एउटै सामान, एउटै प्रकृतिको सामान, त्यही गोदामको सामान, त्यही क्वान्टिटी सामान आफूले खरिद गरेर लिएर आए अनि बिक्री गर्यो। त्यसो गर्दा उसले आफूले खरिद गरेर ल्याउँछ वा गोदाममा राख्छ, इन्सुरेन्स गर्छ सामानको, ऋण लिएर आयो हुन्छ त्यो सामान किन्नुको लागि ब्याङ्कबाट ऋण सिण ल्याएको हुन्छ, त्यो सबै कस्ट कर्मचारीहरू भर्ना गर्छ, त्यो सबै कस्ट उसले घटाउन पाउँछ। त्यो सबै कस्ट चाहिँ घटाएर आउने नाफामा लाग्ने, यो कर चाहिँ ए कर भन्ने चिज चाहिँ कस्टमा लाग्ने होइन, नाफा जति हो, नाफा जति देखिन्छ त्यो नाफामा मात्रै तिर्नुपर्ने हुन्छ। अनि यसरी चाहिँ मूल्यवृद्धि कर चाहिँ उसले तिरिसकेपछि अब उसले बेच्यो सामान, सामान बेच्दा घाटा लाग्न सक्छ, जस्तो सधैँभरि नाफा हुन्छ भन्ने छैन नि। जस्तो उदाहरणको लागि तपाईँलाई म अहिले बताउँछु, तपाईँहरूले पहिला नेममा पढ्दा थुप्रै विद्यार्थी देख्नुहुन्थ्यो, पैसा पनि तपाईँहरूले त्यो धेरै तिर्नुहुन्थ्यो, त्यहाँ नाफा हुन्थ्यो कि भन्ने तपाईँलाई फिलिङ हुन्थ्यो। अब अहिले घाटा छ, अहिले त नेमको व्यवसाय चौपट घाटै छ, किनभने एक त इन्टरनेटबाट उहाँहरूलाई कस्ट नयाँ बनाउनु पऱ्यो, प्लस मास्टरलाई दिनु पऱ्यो, प्लस चाहिँ नि तपाईँको चाहिँ नि उसले आफ्नो व्यवसाय चाहिँ पहिला जुन रूपमा हुन्थ्यो त्यो हिसाबमा पैसा सङ्कलन गर्न सकेन, भ्याट अब त घाटा लाग्ने भयो नि त, घाटा लागेको त ट्याक्स त फिर्ता पाउनु पऱ्यो, भ्याट फिर्ता पाउनु पऱ्यो। यद्यपि उहाँलाई यो लागु हुन्न, उहाँलाई लागु हुन्न, तर जसले चाहिँ हाम्रो व्यवसाय गर्ने छन् यो नोक्सानी त उहाँहरूले आफै बिहोर्नुपर्ने हुन्छ। तर जो उद्योगी व्यवसायीहरूले आफ्नो चाहिँ जस्तो सिमेन्टको कुरा गरौँ, सिमेन्ट व्यापारी छ कोही, कोही तपाईँको चाहिँ कार्पेट व्यापारी छ, कोही तपाईँको चाहिँ यो प्लाइवुडको व्यापारी छ, कोही तपाईँको खाद्यान्नको व्यापारी छ, हरेक जो व्यापारीहरू छ वस्तु वा सेवासँग सम्बन्धित, त्यसले चाहिँ एकपटक चाहिँ आफूले ल्याएको वस्तु अब घाटा ला बिक्री गर्नुपर्ने, अलिक जुत्ता सुत्ता लगायत सबै कुराहरू त घाटामा बिक्री गर्नुपर्ने अवस्था छ व्यवसाय। पहिलातिर भ्याटतिर लिएर आएको छ उसले, अब भ्याट कम सङ्कलन भयो भने त घाटा लाग्ने भयो उसलाई, घाटकै घाटा लाग्ने भयो, व्यवसायको घाटा होइन, आफ्नो नाफा नोक्सान होइन कि करकै घाटा, त्यो करको घाटा भएको चाहिँ फिर्ता गरिदिनुलाई हामीले भ्याट फिर्ता भनेर भन्छ। अहिले त्यस्तो सुविधा छैन, अहिले चाहिँ उसले चाहिँ जति कर त्यो बुझाउनु पर्ने हो, जति कर उसले सङ्कलन गर् ल्याउँछ त्यति नै मात्रै कर्ताले बुझायो भन्छ, एडभान्समा बुझाउनु पनि पर्दैन भनेर, त्यो एडभान्समा नबुझाउने र अनि त्यस प्लस चाहिँ नि त्यो भनेको व्यवसायलाई मात्रै, फेरि ब्याङ्क वित्तीय संस्थालाई चाहिँ एडभान्समै तिर्नुपर्छ अहिले पनि, किनकि उनीहरूको पहिले नै क्लियर छ, किनकि त्यसले क्यासससँग डिपोजिटसँगको व्यवसाय गर्ने, वित्तीय स्रोत साधनको व्यवसाय गर्ने हुनाले उनीहरूलाई चाहिँ त्यो एडभान्समा तिर्नुपर्ने हुन्छ। अरूको एडभान्समा तिर्यो भने पनि उसको भ्याट फिर्ता गर्ने व्यवस्था छैन, जति हुने हो उसको पहिले नै उसले यदि भ्याट चाहिँ मेरो पछि सङ्कलन यति हुन्छ भनेर पहिले नै अनुमान गरेर त्यसको आधारमा उसले कर तिर्ने व्यवस्था अहिले गरिदिएको छ। यसरी कर फिर्ता भन्ने अहिले छैन भनेर बुझ्नु पऱ्यो, पहिला थियो, पहिला मैले चाहिँ अहिले मैले जसरी भने त्यसरी नै थियो। यो प्रवेश बडुवालजीले र अरू साथीलाई पनि सोधेको कुरा मैले भनिदिएको भयो। नेपालमा भ्याटको समस्या के छ त्यतापट्टि जाउँ। भ्याट समायोजन र भ्याट फिर्ता भनेको एउटै होइन, त्यसलाई हामीले फरक तरिकाले बुझ्छौँ, तर भ्याट फिर्ता गर्ने क्रममा भ्याट समायोजन गरेर फिर्ता गर्न सकिन्छ, त्यो हिसाबमा चाहिँ एउटै बुझ्न सकिन्छ रमराज कतिवटाजी। त्यसैले भ्याट समायोजनलाई पनि हामीले भ्याट फिर्ताको रूपमा लिन्छौँ, तर भ्याट फिर्तामा चाहिँ पैसै फिर्ता गरिन्छ। त्यो फिर्ता गर्ने बेलामा पहिला आफूले तिरेको कर अथवा आफूले पाउनु छ भने पछिल्लो तिर्नुमा चाहिँ समायोजन गर्न पनि मिल्थ्यो। त्यसो भएर भ्याट समायोजनको रूपमा भ्याट फिर्तालाई चाहिँ भ्याट समायोजनको रूपमा पनि लिन सकिन्छ भनेर लेख्न पर्यो, एउटै हो भनेर नलेख्नुहोस्, लेख्दाखेरि फरक हो भनेर पनि नलेख्नुहोस्। भ्याट फिर्ता गर्दा समायोजन गरेर फिर्ता गर्न सकिन्छ भनेर लेख्न मिल्छ, त्यसरी लेख्नु पर्यो। अब हामीले चाहिँ भ्याटको समस्या के छ भनेर भन्यो भने, एउटा त अहिले पनि बिल बिजकहरू छैन, सबै व्यवसायीहरू भ्याटमा प्यानमा दर्ता हुन पनि चाहना राखेका छैनन्, कारोबार चाहिँ प्रविधि मैत्री हुनैसकेको छैन, बिल बिजक छैन, यो कम्प्युटराइज बेस्ड एकाउन्टिङ सिस्टम व्यवसायीहरूको छैन, त्यसरी पनि बुझ्नु पऱ्यो। अनि अर्को चाहिँ नक्कली बिल बिजकीकरणको पनि छ, नक्कली बिल बिजहरू बिजकहरू जारी गरेर त्यसबाट फाइदा लिने गरेका पनि छन् व्यवसायीहरूले। अनि नागरिकहरूलाई कारोबार गरेपछि बिल बिजक दिने चलन छैन, नागरिकले पनि बिल बिजक लिँदैन, बिल बिजक दिने चलन उसको पनि छैन। अर्को छ नि कर छुट र कर कटीको व्यवस्थालाई पनि पुनरावलोकन गर्नुपर्ने व्यवस्था छ, कर छुट कर कटीको व्यवस्था चाहिँ हामीले रिभ्यू गरेका छैनौँ, कति कर उसको छुट भएको थियो, कति कर उसको कटी भएको थियो भन्ने कुरा चाहिँ हामीले पुनरावलोकन नगरेको कारणले फाल्या होइन, भ्याट संवेदन र भ्याट भित्ता फरक छ यो अघि नै भन्या होइन। अनि अर्को चाहिँ हामीले के बुझ्नु पर्यो भन्दाखेरि चाहिँ अनावश्यक कर छुटको सूची लम्बिँदै गएको छ, धेरै कुरामा कर छुटहरू दिँदै गएको छ, त्यसले पनि भ्याट उठाउन गाह्रो हुन्छ। अर्को करको परीक्षण र अनुसन्धान पनि स्तरीय छैन, हामीले करको परीक्षण पनि सही तरिकाले गर्न सकेका छैनौँ, अनुसन्धान पनि राम्ररी भएको छैन। कर फिर्ताको सुविधालाई दुरुपयोग भयो, कर फिर्ता दिइन्थ्यो हामीले भ्याटमा, त्यसको दुरुपयोग भएर अलिक त्यसलाई खारेजै गर्नुपर्ने अवस्था आयो। अर्को हामीले के बुझ्नु पर्यो भने बजार मूल्यको निर्धारणलाई हामीले, बजार मूल्य नै हाम्रो कन्ट्रोलमा छैन, बजार मूल्य चाहिँ हाम्रो कन्ट्रोलमा भइदिएको भए भ्याट लाग्नु सजिलो हुन्थ्यो, बजार मूल्य नियन्त्रण हुन नसकेका कारणले गर्दाखेरि पनि हामीलाई यो गाह्रो भइरहेछ भनेर हामीले बुझ्नुपर्ने हुन्छ। र अर्को हामीले के बुझ्नु पर्यो भन्दाखेरि चाहिँ शून्य कर विवरण र यो शून्य कर विवरण र घट्दो डेबिट कर प्रवृत्ति पनि छ। शून्य कर भनेको करलाई नै जिरो बनाउने, हरेक वर्ष करको रेटहरू परिवर्तन गर्दै जिरो बनाउने लिएर जाने, र अनि त्यसपछि गएर हामीले चाहिँ नि त्यो पाउनुपर्ने भन्दा दिनुपर्ने पैसा बढी हुने, यो कर फिर्ताको रूपमा पाउनुपर्ने भन्दा दिनुपर्ने पैसा बढी हुने कारणले गर्दाखेरि पनि हाम्रो यो सजिलोसँग यो भ्याट लागू गर्न सकेको छैन। ठुलो मात्रामा कर बकौतीको पनि बकौताको पनि समस्या छ, मूल्य वृद्धि करमा चाहिँ नि हाम्रो ठुलो मात्रामा चाहिँ नि यो कर बकौता करको समस्या छ हाम्रो। अर्को चाहिँ मूल्य वृद्धि करमा हाम्रो समस्या अर्को के छ भन्दाखेरि चाहिँ अर्को सँगसँगै चाहिँ हाम्रो यसको समस्यामा चाहिँ अर्को भन्यो भने अनौपचारिक चोरी पैठारी हुने गरेको छ, अनौपचारिक अर्थतन्त्र छ, त्यसले पनि मूल्य वृद्धि करलाई अप्ठ्यारो बनाउँछ भनिदिन सकिन्छ। अर्को चाहिँ हाम्रो समस्या भनेको चाहिँ सबै करयोग्य आयलाई चाहिँ मूल्य वृद्धि करको दायरामा ल्याउन पनि सकिएको छैन, करयोग्य आय त हो तर त्यसलाई मूल्य वृद्धि करमा ल्याउन सकेको छैन, ती पनि हाम्रो समस्याहरू छन्। यिनै समस्याको समाधान गरेर मात्रै हामीले मूल्य वृद्धि करलाई प्रभावकारी बनाउन सक्छौँ भनेर हामीले बुझ्नु पर्यो। मैले आयकरको बारेमा कुरा गरेँ, मैले मूल्य वृद्धि करको बारेमा कुरा गरेँ, दुईवटा करको बारेमा कुरा गरेँ, अब हाम्रो तेस्रो त्यहाँ अन्त शुल्क भन्ने छ, त्यसको बारेमा म कुरा गर्छु, म चिया खाँदै कुरा गर्छु ल। ए कान्छा, यो पप्पु कुमार गुप्ता भन्नेको कुरा के बुझेन भने यो चाहिँ खाद्यान्नमा हामी कर लगाउँदैनौँ भनेको, त्यस कारणले चाहिँ यो प्रगतिशील भयो, धेरै जसो कतिपय खाद्यान्नमा औषधिमा मूल्य वृद्धि कर लाग्दैन, लाग्नेमा 13% लाग्छ, त्यसमा त लाग्दै लाग्दैन भन्नु त, अनि त्यहाँ प्रगतिशील भएन, प्रगतिशील किन भयो भन्ने कुरामा कुरा गरेको यो जेमा हो त्यसमा बुझ्नु पऱ्यो नि, एउटामा ल्याएर अर्को बुढेर। एकल दर 13% छ, भ्याट भनेको नेपालमा 13% मात्र लाग्छ सबैमा, तर कतिपय वस्तुमा हामीले भ्याट लाग्नेमा पनि भ्याट छुट दियौँ, भ्याट लाग्ने गरेको छैनौँ, त्यो किन गर्दैनौँ भने विलासी वस्तुमा हामीले एकल दर लगाए पनि 13% लगाए पनि विलासी वस्तुमा चाहिँ हामीले मूल्य बढाएर लगाउँछौँ, पहिला आयकर लगाउँछ, आयकर लगाएर बढेपछि अनि अन्तशुल्क लगाएर बढेपछि त्यो बढेकोमा 13% लगाइदिन्छ, त्यसो भएपछि अनि विलासी वस्तुमा बढी परेन त, विलासी वस्तुमा कर चाहिँ लगाइसकेपछि अनि भ्याट लगाउने त्यसमा, त्यसो भएपछि त बढी हुने भयो कर, त्यसो भएर भनेको, त्यस कारणले चाहिँ हामीले विलासी वस्तुमा चाहिँ भ्याट बढी हुन्छ, यो दैनिक कन्जम्सनकोमा चाहिँ भ्याट कम हुन्छ, त्यस्तोमा अन्तशुल्क कर जोडेर मूल्य वृद्धि कर लगाइँदैन, करको दर त भ्याटको दर त 13% नै हो, जेमा गए पनि 13% नै तिर्नुपर्छ, त्यसरी बुझ्नु पर्यो पप्पु कुमारजी है। अनि कर बकौता भनेको चाहिँ के हो भने आफूले तिर्नुपर्ने कर चाहिँ उसले नतिरेको, जस्तो यो वर्षको कर चाहिँ उसको तिर्नुपर्ने थियो, कर एसेसमेन्ट गर्दा कर तिर्नुपर्ने देखिएको थियो तर त्यसले तिरेन, के कारणबाट तिरेन त्यो व्यवसायलाई मात्रै थाहा हुने कुरा भयो, या म पछि पुनरावलोकन गर्छु मलाई त्यसले धेरै कर लगाइदियो भनेर तिरेन, विभिन्न कारणले कर नतिरेको हुनसक्छ, या कर धेरै लगाइदियो भनेर नतिरेको हुनसक्छ, या उसँग चाहिँ नि उसले चाहिँ नि उसको कारोबार चाहिँ अब नोक्सानीमा जानेवाला छ भन्ने हिसाबले नतिरेको हुनसक्छ त्यो, तर पछि उसले व्यवसाय छोडेर नोक्सानीमा गयो भने पहिला उसले व्यवसाय गर्दा जुन नाफा भइरहेको छ त्यसमा त कर लागेकै हुन्छ, त्यसलाई हामी कर बकौता भनेर भन्छौँ, जो उसले कारोबार पहिला गरिरहँदा नाफामा हुँदाखेरि चाहिँ तिर्नुपर्ने कर नबुझाएकोलाई हामीले कर बकौता भनेर भन्ने गर्छौँ। अन्तशुल्कमा चाहिँ एक्साइज ड्युटी भनेर भन्छ कमल सुवेदीजी, यो चाहिँ एक्साइज ड्युटी भनेको चाहिँ हाम्रो अन्तशुल्क हो, शिवहरि दाहालजीले लेखिदिइहाल्नु भयो ठिकै भयो, कर छुट र शून्य दर भनेको एउटै होइन, शून्य दर भनेको करका दरलाई घटाएर शून्य बनाउने हो भने कर छुट भनेको करै नलाग्ने बनाउने हो, त्यस कारणले कर छुट र शून्य दरलाई हामीले एउटै भनेर बुझ्दैनौँ, शून्य दरमा पहिला 5% थियो अब एक बनाइयो अनि शून्य बनाइयो फेरि त्यसमा 1% फेरि अर्को साल बनाउन मिलिहाल्छ, त्यही वर्ष नै मिल्छ, त्यही वर्ष नै, तर कर छुटमा चाहिँ मिल्दैन, कर छुटमा चाहिँ हामीले छुट दिइसकेपछि फेरि सरकारले विधेयक लिएर आएर यी वस्तु कर छुट हुँदैनन् भन्ने नयाँ विधेयक लिएर आएर मात्रै गर्न सक्छ। त्यस कारणले कर छुट र शून्य दर भनेका फरक हो। दर चाहिँ परिवर्तन गर्न सकिन्छ, अर्थ मन्त्रालयले गरिदिन सक्छ त्यो विधेयक लगेर, तर कर छुट दिनको लागि त संसदमै विधेयक लिएर जानुपर्ने हुन्छ, यो सँग बारम्बार गर्न पाइँदैन। त्यो चाहिँ नि त्यसैले कर छुट र शून्य दर भनेको एउटै होइन भनेर बुझ्नु पर्यो। अब डबल ट्याक्स एग्रिमेन्टको बारेमा इन्दिरा बरालले सुन्नु भएको छ, यो दोहोरो कर उन्मुक्ति भनेको चाहिँ एक देशमा कमाएको पैसा, कुनै व्यवसायीले एउटा देशमा गएर पेसा व्यवसाय रोजगारी गरेर कमाएको पैसामा त्यही देशमा उसले कर तिरेको छ भने त्यसले अर्को देशमा गएर त्यो कर तिर्नु पर्दैन भनेको, तर त्यस्तो करको सम्झौता चाहिँ भएको हुनुपर्छ दुईवटा देशको बिचमा। तेरो देशमा कुनै हाम्रो देशको नागरिकले गएर कमाएको पैसा पक्कै गएर चाहिँ नि उसले आयकर अथवा नियमअनुसार तिर्नुपर्ने कर तिरेको प्रमाणपत्र ल्यायो भने त्यसलाई फेरि म त्यसको इन्कममा फेरि यो अर्को देशमा मेरो देशमा आएर चाहिँ म कर लगाउँदिन यसलाई भनेर जुन प्रत्याभूति गरेको हुन्छ राष्ट्रहरूले त्यसलाई हामीले दोहोरो कर उन्मुक्ति सम्झौता भनेर भन्छ। दोहोरो कर उन्मुक्ति सम्झौता जुन जुन देशसँग गरिन्छ ती देशमा गएर अरू देशमा लागु हुन्न, फेरि सम्झौता गरेको देशमा मात्र लागु हुने, ती देशमा गएर काम गरियो, पेसा व्यवसाय गरियो, इन्कम गरियो र त्यहाँ तिरियो भने फेरि त्यो सम्पत्तिमा आएर अर्को देशमा अथवा गन्तव्यको देशमा होइन कि उत्पत्तिको जहाँबाट आएको भइरहेको थियो त्यो देशमा चाहिँ उसले कर बुझाउनु पर्दैन, त्यो कर बुझाएकै रूपमा उसको सम्पत्ति लिगल सम्पत्ति लिगल इन्कमको रूपमा त्यसलाई ट्रिट गरिन्छ, त्यसमा कर लगाइन्छ, यसरी बुझ्नु पर्यो। त्यसैलाई डबल ट्याक्स एग्रिमेन्ट भनेर भनिन्छ। घरदो डेबिट कर भनेको कस्तो भने हामीले जस्तो कर फिर्ता र कर चुक्ता दुइटा हुने भयो, हामीले कर फिर्ता चाहिँ धेरै दिनुपर्ने, व्यवसायीसँग लिनुपर्ने चाहिँ कर कम हुने कम हुँदै जाने, सरकारले चाहिँ उल्टो व्यवसायलाई कर चाहिँ बढी दिनुपर्ने हुनलाई हामीले घट्दो डेबिट कर भनेको त्यो। घट्दो डेबिट कर भनेको बढ्दो क्रेडिट कर हो, सरकारले घाट क्रेडिट धेरै पैसा दिनुपर्ने, व्यवसायले चाहिँ कम पैसा दिनु, त्यसलाई हामीले घट्दो डेबिट कर भनेर भन्छ। नवराज खतिवडाजीलाई मैले बुझाएँ वाइ भ्याट इज कन्सिडर्ड एज साइन्टिफिक ट्याक्स, ल फेरि पप कुमारजीले अर्कोतिर लागेछ, साइन्टिफिकतिर लाग्नु भएछ फेरि उहाँ, पहिला एकातिर लाग्यो 13% भनिस् तैँले भनेर लाग्नुभयो, अनि साइन्टिफिक किन भनेर लाग्नुभयो, यसलाई प्रगतिशीलै भन्छ, साइन्टिफिक चाहिँ किन भन्छ त भनेर भन्दाखेरि चार पाँचवटा कुराले, एउटा यो कारोबारमा आधारित हुन्छ त्यस कारणले साइन्टिफिक, किनभने कारोबार त जुन बेला भयो पोइन्ट अफ ट्रान्ज्याक्सन जुन जुन ठाउँमा कारोबार हुन्छ त्यही ठाउँमा नै यो कर लगाइने भएको हुनाले यसलाई कुनै चेन्ज गर्न परेन, मूल्य स्पष्ट हुन्छ, कुन बेला कारोबार भएको स्पष्ट हुन्छ, कति विनिमय दरमा कारोबार भएको छ थाहा हुन्छ, त्यस कारणले साइन्टिफिक भयो एउटा। अर्को यो चाहिँ बिल विजय प्रणालीमा आधारित हुन्छ, बिल दिएको हुन्छ प्रमाणको रूपमा, त्यस कारणले पनि साइन्टिफिक भयो, विवाद भयो भने बिल देखाउन मिल्यो। अर्को अभिलेखमा राखिन्छ, डेबिट क्रेडिट किताबमा राखिन्छ तर बिक्री खरिद र बिक्री किताब बनाएर राखिन्छ, त्यस कारणले पनि साइन्टिफिक भयो, छल्न सक्ने भएन। अनि अर्को कुरा चाहिँ नि फेरि त्यसमा जोड्न सक्छ तर भ्याट त छली भयो भनेर भन्छ नि सर भनेर फेरि तपाईँ जोड्न त सक्ने भयो कुरा, त्यो त नियतै खराब भएपछि त केही लागेन नि त, नियतै खराब छ भने त कसैले केही गर्न सक्दैन, कोही मान्छे म हाम फालेर मर्छु नै भनेर म डेडिकेटेड भएर मर्छ त्यसलाई कसले कसैले केही गर्नै सक्दैन, कुनै ऐन नियम कानुन संविधानले केही गर्न सक्छ, त्यही पनि गर्न सक्दैन हो, त्योदेखि बाहेक अरू कुरामा साइन्टिफिक भनेर भनेको। फेरि हजुरले एक्सट्रिम सोच्छ क्या तपाईँहरूले, कस्तो एक्सट्रिम सोच्छ भने जस्तो यसलाई साइन्टिफिक तैँले भनिस् तर चाहिँ नि कर छली हुँदैन, कानुन के भन्छ त्यो तेरो किताब पनि हुन्छ, कारोबारकै आधारमा राख्छ, जुन विनिमय दर छ त्यसको आधारमा हुन्छ, त्यस कारणले वैज्ञानिक त भनिस् तर कर छली भएको किन किन छली भएको छ भन्ने तपाईँको दिमागमा आउँछ, त्यो छली त उसले गैर कानुनी रूपमा, कोही मान्छे त आफै गैर कानुनी हुन्छ, म जेल परे पर्छु तर गैर कानुनी काम गर्छु भनेर पहिले नै कमिटमेन्ट गराएको छ, त्यो त त्यसले त ठगिहाल्छ, ठग्छ ठग्छ, त्योदेखि बाहेक अरूमा चाहिँ नि यो साइन्टिफिक हुन्छ भनेर त्यस्तो केस भएको नर्मल केसमा कुरा गरिन्छ, जहिले पनि एबनर्मल केसको कुरा गरिरहेको हुँदैन, साइन्सले पनि त नर्मल कुरालाई मात्रै मान्ने हो नि, उसले एबनर्मल कुरालाई त मान्दैन, त्यस कारणले चाहिँ नि यो साइन्टिफिक त्यस कारणले यो पप कुमारजीलाई बताएको भयो। अरू बाँकी चाहिँ मैले अहिले आयकरको बारेमा कुरा बुझाएँ, मूल्य अभिवृद्धि करको बारेमा बुझाएँ, अब म अन्तस्वरूपको बारेमा बुझाउँछु, यहाँ तपाईँहरूले सोध्ने कुरा केही छ राख्दा हुन्छ, च्याटमा जे जे सोध्नुहुन्छ म जम्मै भनिदिन्छु, त्यो टेन्सनै भएन। अब अन्तस्वरूप के हो पहिला म यो बुझाउँ है, अन्तस्वरूप सबभन्दा पहिला त अन्तशुल्क भनेको यो उत्पादनमा लाग्ने शुल्कलाई, आन्तरिक शुल्कलाई हामीले अन्तशुल्क भन्छौँ, वस्तु उत्पादन गर्दा किन अन्तशुल्क लगाउनु पर्यो भने कारखाना बनाउनको लागि बाटो चाहिन्छ, पहिला त कारखानाको लागि चाहिँ जग्गा दिनु पऱ्यो सरकारले, त्यो प्राइभेट जग्गा छ भने पनि दिनु पऱ्यो, सरकारी जग्गा छ भने पनि दिनु पऱ्यो, औद्योगिक क्षेत्र व्यावसायिक क्षेत्र स्पेसल इकोनोमिक जोन एक्सपोर्ट प्रोसेसिङ जोन भन्छ त्यो सरकारले बनाइदिएको हुन्छ, त्यो सरकारले त्यहाँ इन्फ्रास्ट्रक्चर बनाइदिएको हुन्छ, फ्याक्ट्रीको लागि, कारखानाको लागि सरकारले इन्फ्रास्ट्रक्चर बनाइदिन्छ, बाटो बनाइदिन्छ, त्यसले पुल बनाइदिन्छ, त्यसको सँगसँगै उसले चाहिँ त्यहाँ ट्राफिकको व्यवस्था गरिदिन्छ, सुरक्षाको व्यवस्था गरिदिन्छ, सबै कुरा उसले इन्फ्रास्ट्रक्चर बनाइदिएको हुन्छ कारखानामा अथवा उत्पादन त्यो बनाइदिए बापत त्यो आन्तरिक शुल्क त्यो कारखानाबाट आन्तरिक शुल्क सरकारले लिन्छ, त्यसलाई हामीले अन्तशुल्क भन्छौँ। उत्पादन गर्ने उत्पादनशील उद्योगहरू व्यवसायहरू को आन्तरिक व्यापार आन्तरिक कारोबारमा आन्तरिक व्यवसायमा लाग्ने करलाई हामीले अन्तशुल्क भन्छौँ। अन्तशुल्क भनेको व्यवसायको उत्पादनशील कारखाना कल कारखाना उद्योग व्यवसाय मात्रै लाग्ने होइन, कच्चा पदार्थमा पनि लाग्छ। बाहिर हामीले कच्चा पदार्थ आयात गऱ्यौँ, जुन वस्तु आयात गऱ्यौँ, कच्चा पदार्थ आयात गऱ्यौँ भने त्यसले यहाँ पोल्युसन बनाउन सक्छ, कच्चा पदार्थ लिएर आएर यहाँ तयारी वस्तु बनाउने क्रममा त्यसले पोल्युसन सृजना गर्न सक्छ। किन लगाइएको त अन्तशुल्क भन्नु कसैको आवाज आइरहेको छ है? एउटा त कारखाना वा उत्पादन स्थलमा लाग्ने आन्तरिक शुल्कलाई अन्तशुल्क भनिन्छ, अर्को विदेशबाट कच्चा पदार्थ आयात गर्ने आयात गरेर आयात गर्दा लाग्ने वस्तुलाई पनि हामीले अन्तशुल्क अनि विदेशबाट चाहिँ कुराहरू हामीले पैठारी गर्यौँ, पैठारी भनेको आयात यहाँको वस्तु ए श्रीमान कसको पर्यो अस्मिता म्याडमको ल अस्मिता म्याडमलाई एकदम भनिदिनु पर्यो त बुझाइदिनु पर्यो भएन ए ठिक छ हस् हुन्छ हस् हुन्छ। अब हामी के बुझ्नु पर्यो भने यसरी हामीले अब हामीले चाहिँ नि हामीले के बुझ्नु पर्यो त भन्दा पहिला त उत्पादन गर्ने स्थलमा कल कारखानामा लाग्ने आन्तरिक शुल्कलाई अन्तशुल्क भनिन्छ भनेर बुझ्यो। अर्को कच्चा पदार्थहरू तयारी वस्तुहरू कच्चा पदार्थ पनि विशेष गरिकन कच्चा पदार्थ आयात गर्दा लाग्ने अन्तशुल्क तर तयारी वस्तु चाहिँ उपभोग्य वस्तु चाहिँ विदेशबाट आयात गर्दाखेरि पनि हामीले आयातित वस्तुमा पनि हामी अन्तशुल्क लगाउँछौँ। यसरी अन्तशुल्क भनेको कल कारखानामा लगाइने आन्तरिक शुल्क कच्चा पदार्थ र तयारी वस्तु विदेशबाट पैठारी गर्दा वा आयात गर्दा लाग्ने शुल्कलाई नै हामीले अन्तशुल्क भनेर बुझ्छौँ भनेर लेख्नु पर्यो। यस्तो अन्तशुल्क चाहिँ कन्जम्सनमा लाग्ने ट्याक्स हो, जहाँ जसले कन्जम्सन गर्छ उसले तिर्नुपर्ने हुन्छ अन्तशुल्क भनेर। यो उत्पादन हुने स्थल भन्दा पनि उत्पादन हुनेमा त भइ नै हाल्यो, तर जहाँनिर चाहिँ यसको कन्जम्सन गरिन्छ त्यो कन्जम्सन प्लेसमा चाहिँ यो अन्तशुल्क तिर्नुपर्ने हुन्छ कन्जम्सन गर्ने ठाउँमा। कारखानादेखि बाहेक जहाँ उत्पादन भन्दा बाहिर गएर कन्जम्सन हुन्छ त्यो कन्जम्सनमा पनि कन्जम्सन गर्ने स्थलमा चाहिँ यस्तो ट्याक्स चाहिँ यस्तो अन्तशुल्क तिर्नुपर्ने हुन्छ। अन्तशुल्कलाई हामीले चाहिँ आन्तरिक करको रूपमा लिन्छौँ। आन्तरिक कर भनेर किन भन्छौँ भन्दाखेरि चाहिँ यो अन्तशुल्क चाहिँ स्थानीय तहमा पनि उठाउन सकिन्छ। स्थानीय तहमा कल कारखानाहरू हुन्छन्, इनपुट प्रोसेस र आउटपुट जसले इनपुट लिएर आएर प्रोसेसिङ गरेर आउटपुट बनाउँछ त्यस्तो खालको कल कारखाना वा साना घरेलु मजुला उद्योगहरू जहाँ बनाइन्छ, जसले चाहिँ कच्चा पदार्थहरू निसर्ग गर्छ, कच्चा पदार्थलाई चाहिँ फिनिस प्रोडक्ट बनाएर त्यसलाई बिक्री गर्छ, त्यस्तोहरूमा चाहिँ हामीले अन्तशुल्क लगाउनु पर्ने हुन्छ। त्यसैले यसलाई आन्तरिक शुल्क भनेर भनेको। जसले आन्तरिक यस्तो काम गर्दैन, यो निकासी के अरे पैठारीको काम पनि गर्दैन, पैठारीको काम पनि गर्दैन र यो वस्तु उत्पादन गरेर बिक्री गर्ने काम पनि गर्दैन, तयारी वस्तु भएन, यस्तोमा चाहिँ यसलाई लगाइँदैन भनेर नै हामीले यसलाई आन्तरिक शुल्क भनेको हो। छिटो भनौँ त अब हामीले के बुझ्नु पर्यो भने नि अब हामीले चाहिँ नि अब अर्को हामीले बुझ्नु पर्ने के छ भन्दाखेरि चाहिँ निसर्गलाई बिक्री भनेर बुझ्दा हुन्छ, कहिले काहीँ चाहिँ बिक्री गरेर निसर्ग गरिन्छ, कहिले बिक्री गरिँदैन कबाडी पनि निसर्ग हुन्छ। अब यहाँ फरक छ कुरा, अन्तशुल्क भनेको कबाडीमा लगाइन्छ कि खासमा तपाईँले यहाँनिर बुझ्नु पर्यो। अन्तशुल्क भनेको निसर्ग भनेको खासमा चाहिँ हुन त त्यो बिक्रीलाई पनि निसर्ग भन्छ तर स्क्र्यापहरूलाई चाहिँ निसर्ग भन्ने हो खासमा, जो चाहिँ काम नलाग्ने पत्रु सामानहरू बिक्री गरिन्छ त्यसलाई चाहिँ निसर्ग भन्ने हो। त्यो काम नलाग्ने भएर थोत्रो युज नहुने भएर हामी जो बिक्री गर्छौँ त्यसले पोल्युसन मात्रै गर्छ अरू केही फाइदा गर्दैन। त्यो निसर्गमा चाहिँ अन्तशुल्क लाग्छ, माल सामानहरूको डिस्पोज अफ भनेर भन्छ, स्क्र्यापहरू चाहिँ बिक्री गर्दा पनि हामी अन्तशुल्क लिन्छौँ। यसरी अन्तशुल्क भनेको आन्तरिक शुल्क हो, यो कल कारखानामा चाहिँ उत्पादन गर्ने क्रममा आन्तरिक रूपमा लाग्ने, विदेशबाट सामानहरू पैठारी गर्दा लाग्ने र सँगसँगै चाहिँ सामानहरूको निसर्ग गर्दा लाग्ने कस्ट के भन्छ शुल्क हो भनेर हामीले लेख्नुपर्ने हुन्छ। अन्तशुल्क चाहिँ हामीले अन्तशुल्क चाहिँ नेपालमा अन्तशुल्कको कुरा गर्दाखेरि चाहिँ अन्तशुल्कलाई हामीले करको एउटा महत्त्वपूर्ण अङ्गको रूपमा चाहिँ अन्तशुल्कलाई लिने गर्छौँ। यो अन्त शुल्कले चाहिँ हाम्रो नेपालमा चाहिँ कसरी बुझ्नु पर्यो भने यसलाई करका विभिन्न स्रोतहरू मध्येको एउटाको रूपमै हामीले यसलाई बुझ्ने गरेका थियौँ अन्त शुल्कलाई। र अब हामीले अर्को के बुझ्नु पर्यो भने अन्त शुल्क अहिले चाहिँ हाम्रो केमा लाग्छ भनेर भन्यो भने एउटा अन्त शुल्क ऐन छ, हाम्रो अन्त शुल्क ऐन छ, नियमावली छ, त्यसपछि गएर मदिरा ऐन छ, त्यसपछि गएर चाहिँ मदिरा नियम पनि छ, मदिरा ऐन नियम र यो चाहिँ अन्त शुल्क ऐनबाट चाहिँ हामी यो अन्त शुल्क लाग्ने गर्छौँ। अब अन्त शुल्कको चाहिँ कुरा गर्दाखेरि हामीले के बुझ्छौँ भने यो यसलाई अप्रत्यक्ष करको रूपमा लिइन्छ अन्त शुल्कलाई, हामीले इन्डिरेक्ट ट्याक्स भनेर भन्छौँ यसलाई, त्यो पनि तपाईँ लेख्न सक्नुहुन्छ। अर्को चाहिँ हामीले यसमा यो भन्सारमै पनि लगाइन्छ, भन्सारमा अन्त शुल्क चाहिँ विभिन्न दरमा चाहिँ हामीले लगाइरहेका हुन्छौँ यसमा। सर नमस्कार, म एउटा मिटिङमा छु अहिले, कुरा गरेँ जस्तो लाग्यो यहाँ कतापट्टिको, ठिक छ, यहाँ बिचमा अलिकति डिस्टर्ब भयो। अनि यो अन्त शुल्कलाई हामीले के भन्न बुझ्छौँ भन्दाखेरि चाहिँ यो भन्सार बिन्दुमा अथवा भन्सारमै पनि यो अन्त शुल्क सङ्कलन गर्न सकिन्छ भनेर बुझिन्छ। यो हरेक वर्ष चाहिँ अन्त शुल्क लाग्ने वस्तु र सेवाको सूची चाहिँ अर्थ मन्त्रालयले तोक्ने गर्छ, कुन कुन वस्तुमा अन्त शुल्क लाग्छ भनेर हरेक वर्ष तोक्ने गरिन्छ। ए यहाँ ल ठिक छ, ठिक छ, धन्यवाद। अनि अर्को हामीले के पनि बुझ्नु पर्यो भन्दाखेरि चाहिँ यो वातावरणीय प्रदूषण हुने अनि त्यसपछि गएर तपाईँको चाहिँ मान्छेहरूको स्वास्थ्यलाई चाहिँ असर गर्ने वस्तुहरूमा लगाइन्छ भनेर लेख्न तपाईँ सक्नुहुन्छ। अर्को चाहिँ नि देशभित्र उत्पादन हुने, पैठारी हुने र प्रदान गरिने सेवामा समेत हाम्रो नेपालमा चाहिँ अन्त शुल्क लाउने गरेको छ भनेर भन्नु पर्यो। हामी कहाँ चाहिँ अन्त शुल्क अहिले चाहिँ यो मूल्य वृद्धि यो आयकर विभागले नै लगाउँछ, पहिला छुट्टै अन्त शुल्क विभाग भन्ने थियो, अहिले छैन, त्यो आयकरबाटै लाग्छ, अहिले अन्तर्राष्ट्रिय विभागले नै यसो हेर्छ। कर सङ्कलन कार्यहरू राजस्व कार्यालयहरूबाट, भन्सार कार्यालयहरूबाट यसको सङ्कलन हुन्छ, हामीले त्यो भन्न सक्छौँ। अब अन्त शुल्क चाहिँ लाग्ने भनेर तोकेको वस्तुमा लाग्छ, यो परिणाम परिमाणगत आधारमा पनि राख्छ र यो क्वान्टिटीमा हामी लाग्छौँ र यो नियन्त्रण अङ्ग प्रणाली अन्तर्गत स्वयं निष्कासन प्रणाली भन्छ। स्वयं निष्कासन प्रणाली भनेको इनपुटबाट कति आउटपुट आउँछ भन्ने हिसाबमा पनि लगाइन्छ भने यो गोटा गन्तीमा पनि लगाउँछ, गनेर जस्तै रक्सीको कति बोटल हो, एक बोटल बराबर कति भनेर पनि लगाइन्छ भने परिमाण पनि लगाइन्छ, टोटल क्वान्टिटी यति भनेर पनि लगाइन्छ भने गोटा गन्तीमा वस्तुको अनुसार पनि लगाइन्छ। भौतिक नियन्त्रण प्रणाली भनेको चाहिँ नि टोटलमा कति उत्पादन हुन्छ त्यसको आधारमा लगाउँछौँ हामी, त्यो कारखानामै गएर त्यसको निरीक्षण गरेर हेरेर लगाउनु पर्ने हुन्छ, सिल्क अफ फुसको हुँदैन, यो चाहिँ हरेक वर्ष चाहिँ परिवर्तन हुन्छ। अन्त सबभन्दा बढी चेन्ज हुने भनेकै अन्त शुल्कको दरहरू हो हरेक वर्ष, किनकि यो चुरोट, सुर्ती, मदिरा, जुस, फलफुलको जुस भनेर भन्छ नि लगायतको कुराहरू, गाडी मोटरमा लाग्ने, स्वास्थ्यलाई प्रतिकूल बनाउनेमा लाग्ने भाग हुनाले यसलाई फिक्स गर्नु हुँदैन, यो हरेक वर्ष परिवर्तन हुन्छ र सबभन्दा बढी बढ्ने पनि यही हो, प्रायः जसो वर्ष हरेक वर्षमा बढाउने पनि अन्त शुल्क नै बढेर आएको छ। अनि अर्को चाहिँ भौतिक नियन्त्रण प्रणालीबाट पनि हुन्छ, अनि अर्को चाहिँ यसमा चाहिँ त्यो गोटा गन्तीमा गर्दा हामीले स्टिकर, त्यो कुन कुन वस्तुमा अन्त शुल्क लागेको छ भन्ने कुरा अन्तर्राष्ट्रिय विभागले चाहिँ एउटा स्टिकर दिएको हुन्छ, त्यो स्टिकर चाहिँ लगाएपछि यसमा अन्त शुल्क लगाएको छ भन्ने बुझिन्छ, स्टिकर रहन्छ भने त्यो अन्त शुल्क लगाएको छैन भनेर बुझिन्छ, स्टिकर प्रदान गरिएको हुन्छ। तथ्याङ्कमा पनि आधारित हुन्छ भने भौतिक नियन्त्रण प्रणालीमा चाहिँ हामी तथ्याङ्कको आधारमा गर्छौँ भने गोटा गन्तीमा चाहिँ स्टिकर दिएर गर्ने गरेका हुन्छौँ। अनि अर्को चाहिँ हाम्रो सँगसँगै के छ भन्दाखेरि चाहिँ यो अन्त शुल्कको चाहिँ हामीले अहिले अन्त शुल्कबाट करिब 14-15% हाराहारीमा, तर घट्दो दरमा छ यो, 15% हाराहारीमा चाहिँ हामी अन्त शुल्कबाट पैसा उठाउँछौँ। यो अन्त शुल्क अहिले बाँडफाँडमा पनि छ, राजस्व बाँडफाँडमा अन्त शुल्कको पनि बाँडफाँड हुन्छ, आन्तरिक अन्त शुल्क र भ्याट यो दुइटा चाहिँ प्रदेश स्थानीय तहमा बाँड्नुपर्ने व्यवस्था पनि अहिले अन्तर सरकारी वित्त हस्तान्तरण अहिले गरेको छ, यहाँसम्म तपाईँले लेख्नु पऱ्यो। भौतिक नियन्त्रणलाई आन्तरिक नियन्त्रण पनि भन्न मिल्छ, केही फरक पर्दैन, त्यो आन्तरिक रूपमै नियन्त्रण अनुगमन गर्ने हो त्यसले, यसलाई गोटा गन्तीको आधारमा हामी नियन्त्रण गर्छौँ। त्यो भयो स्वचालित प्रणालीमा चाहिँ कति इनपुटबाट कति आउटपुट निक्लिन्छ भन्ने अटोमेटिकली त्यसले भन्ने भएको हुनाले त्यसमा चाहिँ भौतिक नियन्त्रण गर्नु पर्दैन, त्यो डिजिटलाइजबाटै हामी गर्न सक्छौँ। अनि अब अन्त शुल्कमा के छ समस्या भनेर भन्यो भने अन्त शुल्कको दायरा सीमित छ, सबै वस्तुमा हामीले अन्त शुल्क लगाउन सकेका छैनौँ, कुल राजस्वमा यसको योगदान पनि न्यून छ, अन्त शुल्कको दरहरू बारम्बार परिवर्तन हुन्छ, त्यस्तो पनि समस्या छ यसको। अर्को इजाजत नवीकरण गर्नुपर्छ, हरेक वर्ष अन्त शुल्कको इजाजत चाहिँ नवीकरण गर्नुपर्ने हुन्छ, एक वर्ष गरेर हुँदैन, हरेक वर्ष गर्नुपर्ने हुन्छ। रक्सी बेच्ने पसलले त्यो रेस्टुरेन्ट जस्तै मदिरा सदिरा बेच्छ नि, रेस्टुरेन्ट चलाएर त्यसले हरेक वर्ष चाहिँ त्यसले इजाजत लिनुपर्ने हुन्छ। एक वर्षको मैले लिएँ, अब अर्को वर्ष पढ्दैन भनेर चुप लाएर भन्नु मिल्दैन भने त रफी भट्टी बन्द गरेर हेरेको हुन्छ, त्यो बुझ्नु पऱ्यो। अनि अर्को अन्तशुल्कमा राजस्व चुहाउ उठ्ने सम्भावना ज्यादा हुन्छ, किनकि स्टिकर चाहिँ हामी स्टिकरमै पनि नक्कली स्टिकर ल्याएर हालिदिया हुन्छ। अहिले नेपालमा स्टिकर चाहिँ अझै पनि यो स्टिकरहरू विदेशमा गएर छाप्ने हो, यो स्टिकर नेपालमा छापिन्न होइन, यहाँ बल्ल सुरक्षित मुद्रण भन्ने बनाएर छाप्ने भनेर भनेको गोकुल बास्कोटाले काम गर्ने भनेको त्यो सुरक्षित मुद्रणकै कुरा हो। त्यो 70 कता कता के केमा गयो थियो, त्यो सुरक्षित मुद्रणको यतिकै रहिरहेको छ, त्यो नभइकन यहाँ छापिने काम हुँदैन, त्यो बुझ्नु पऱ्यो। अर्को चाहिँ नि अनुगमन र नियन्त्रण पर्याप्त छैन भनेर हामी बुझ्छौँ। भौतिक नियन्त्रण प्रणालीमा तथ्याङ्कहरू सङ्कलन कमजोर छ, तथ्याङ्कहरू सही तरिकाले सङ्कलन गर्न सकेको छैन। राजस्व चुहाउट यसमा पनि बढ्दै गइरहेको छ। अन्तशुल्कको स्टिकरको नियमन पनि हामीले प्रभावकारी गर्न सकेका छैनौँ। अनि मदिराको अवैध कारोबार हुन्छ, जस्तो मदिराको त अब तपाईँले थाहै पाउनुहुन्छ, पुलिसले बारम्बार त्यो नक्कली मदिरा चाहिँ फाल्दै चलाउँदै गरेको देख्नुहुन्छ तपाईँले, थुप्रै त्यस्तो गइरहेको हुन्छ। सुर्ती चुरोटहरू पनि त्यसरी गइरहेको छ। अहिले 13% छ, 76-77 यो 15%सम्म सङ्कलन हुन्थ्यो, अहिले ठ्याक्कै 13% हो। राकेश कुमार चौधरी, युआर गुड यार, ठ्याक्क तपाईँले एकदम ट्याक्क तथ्याङ्क राम्रो दियो, एकदमै गुड दियो। हाम्रो 15%सम्म हुन्थ्यो, अहिले अन्तशुल्क 13 भएको चाहिँ बाँडफाँड भएको कारणले है, स्थानीय तर प्रदेशमा पनि गएको कारणले गर्दा 13% भयो, पहिला 15% हुन्थ्यो। यसरी हामीले चाहिँ नि यो हाम्रो अन्तशुल्कको समस्याहरू यो हो। अनि अर्को चाहिँ नि मैले भनिहालेँ, स्टिकर यो अन्तशुल्क छपाईको लागि हामीलाई पैसा कस्ट बढी लाग्ने गरेको छ, त्यो पनि हामीले यसको समस्याको रूपमा लिन सक्छौँ। अब यिनै समस्याहरूलाई हामीले समाधान गर्यो भने चाहिँ नेपालमा चाहिँ यी समस्याको समाधान गरेको खण्डमा हामीले यो अन्तशुल्कको लागि सुधार गर्न सक्छौँ भनेर तपाईँले यसरी लेख्न सक्नुहुन्छ। यो मैले नेपालमा कर संरचना, नेपालको कर संरचनाको राजस्वको संरचना र स्वरूप, कर मूल्य वृद्धि कर, आयकर मूल्य वृद्धि कर र अन्तशुल्क, यो तिनवटा कुराको बारेमा मैले तपाईँहरूलाई यसको कमजोरीहरू, यसका अहिले भएको व्यवस्थाहरूको बारेमा चाहिँ मैले तपाईँहरूलाई बताएँ, कर संरचना र स्वरूपको बारेमा पनि बताएँ, अनि कर अन्तशुल्क र भन्सार चाहिँ हाम्रो कस्तो प्रवृत्ति छ, के समस्या छ, यसमा कसरी समाधान गर्न सकिन्छ भन्ने कुराको समेत बेली विस्तार गरेर यो तिनवटा कुरा चाहिँ मैले यहाँ बताएँ तपाईँहरूलाई। अब यसमा हामीले पढ्नुपर्ने पनि मैले यहाँ सिलेबस पनि हेर्दै जान्छु ल, तपाईँहरूले पनि सिलेबस पनि हेर्नु पऱ्यो नि, फेरि मसँग भन्दा तपाईँहरूसँग सिलेबस दिन्छ। अब यसपछि मैले के गर्ने भने यो स्थानीय करको बारेमा मैले कुरा गरौँ न, स्थानीय तहले के कर लाउनु पाउँछ, सङ्घ प्रदेश स्थानीय तहमा के कर। यो अन्तशुल्क विभाग छैन भन्नु नि हजुरले, यो अन्तशुल्क भन्ने अहिले छैन, अहिले चाहिँ मूल्य अभिवृद्धि कर र मूल्य अन्तर्राष्ट्रिय विभाग छ, त्यसैले नै अन्तशुल्कको काम गर्छ। इनल्यान्ड रेभिन्यू डिपार्टमेन्ट भन्ने छ, त्यसले गर्छ है, त्यसले गर्छ। कसले सोध्नु भयो, एकदम ठिक कुरा गर्नुभयो, अहिले अन्तशुल्क विभाग भन्ने छैन, खारेज भइसक्यो त्यो अन्तशुल्क विभाग, मूल्य अभिवृद्धि कर विभाग भन्ने छैन अहिले, अहिले ठ्याक्कै आन्तरिक राजस्व विभाग छ, त्यसले नै सबै अन्तशुल्कको करको मूल्य वृद्धि करको सबै काम छ, त्यसैले गर्छ। तिनटैको आयकर मूल्य वृद्धि कर अन्तशुल्क तिनटैको काम चाहिँ त्यसैले गर्छ। अब यसपछि चाहिँ नि मैले कसैलाई केही बुझाउनु पर्ने थियो भने अब स्थानीय कर के हो भनेर चाहिँ नि स्थानीय करको बारेमा कुरा गरौँ, त्यो पनि हाम्रो सिलेबसमा छ, स्थानीय करको बारेमा छ जस्तो लाग्छ मलाई, हाम्रो सिलेबसमा छ जस्तो लाग्छ, म तपाईँले सिलेबस पल्टाएँ ल, छ कि छैन भनेर। भन्सार कर छुट्यो सर, पहिला भन्सार कर होइन, भन्सार महसुल भन्नु, ठिक छ, भन्सारको बारेमा कुरा गरौँ, त्यो पनि छुट्याएको छ भने म भनिहाल्छु, ठिक छ। विशेष गरिकन भन्सार भन्नाले विभिन्न भन्सार बिन्दुहरूमा माल सामान आयात र निर्यातमा भन्सार बिन्दुमा लाग्ने महसुललाई भन्सार महसुलको रूपमा बुझिन्छ। कुनै पनि सामानको पैठारी वा निकासी गर्दा भन्सार बिन्दुमा लाग्ने शुल्क वा महसुल नै भन्सार महसुल हो भनेर बुझ्नु पर्यो। त्यसपछि गएर यसलाई चाहिँ अप्रत्यक्ष करको रूपमा, भन्सार महसुललाई अप्रत्यक्ष करको रूपमा बुझिन्छ। यो वैदेशिक व्यापारमा आधारित कर हो, तपाईँ लेख्दाखेरि यसरी मिलाएर लेख्नुपर्ने भयो। यसलाई परम्परागत करको रूपमा पनि बुझिन्छ, परम्परागत रूपमा राज्यले राजस्व सङ्कलन गर्ने प्रमुख स्रोतको रूपमा नै भन्सार रहने गरेको थियो। भन्सारलाई व्यापारमा आधारित कर भनेर बुझिन्छ, त्यो तपाईँ लेख्न सक्नुहुन्छ। विश्वव्यापीकरणमा व्यापार सहजीकरणले गर्दा, विश्वव्यापीकरणमा व्यापार सहजीकरणले गर्दा भन्सार महसुल वा भन्सार शुल्कहरू साँगुर हुँदै गइरहेको देखिन्छ। भन्सार महसुल सङ्कलन गर्ने क्रममा विभिन्न कन्ट्रीहरूले अन्तर्राष्ट्रिय मूल्य मान्यता अनुरूप चाहिँ भन्सारका दरहरूलाई घटाउँदै लिएर गएका छन् र शून्य दरको भन्सार समेत अवलम्बन गरेका छन्। युरोपियन युनियनमा शून्य दरको भन्सारहरू छ, एउटामा अर्को देशमा जाँदा कुनै पनि भन्सार लाग्दैन, यो शून्य दरसम्मको भन्सारहरू विभिन्न देशहरूले अवलम्बन गरेका छन्। त्यसैले नेपालमा पनि भन्सारका दरहरू हामी पहिला 0, 5, 25, 30, 50, 40 40% हाम्रो भन्सारको स्ल्याब भएको ठाउँमा अहिले 20%भन्दा बढी नलाग्ने भन्सार नलाग्ने हिसाबमा आदि भन्सारका दरहरू हामीले नै घटाइसकेका छौँ। यसरी भन्सारका दरहरू चाहिँ विश्व व्यापार सङ्गठनका सिद्धान्त अनुरूप वर्ल्ड कस्टम अर्गनाइजेसन विश्व भन्सार सङ्गठनका मूल्य मान्यताहरू करका दरहरू भन्सारका दरहरू सुनिश्चित गर्नुपर्ने कारणले नेपालमा पनि भन्सार महसुलका दरहरू कम हुँदै गएको देखिन्छ। अनि हामीले अर्को के पनि बुझ्नु पऱ्यो भने भन्सारको लागि चाहिँ भन्सार महसुलको लागि हामीले भन्सार ऐनको व्यवस्था गरेका छौँ, भन्सार नियमावलीको व्यवस्था छ। त्यस्तै गरेर चाहिँ भन्सार ऐन अहिले त भन्सार ऐन 64 नियमावली पनि 64 आइसकेका छ। पहिला भन्सार ऐन 2018 थियो, 19 सालमा थियो आएको है, पहिला 18 आए पनि ऐन आउँदा 19 भएको थियो। भन्सारको चाहिँ नि प्रशासन, भन्सार प्रशासन चाहिँ नि हाम्रो अर्थ मन्त्रालय अन्तर्गत रहेको छ भनेर भन्नु पऱ्यो। भन्सार महसुलको सङ्कलन भन्सार कार्यालय हुनु पऱ्यो त्यसमा। भन्सार विभागमा आता चाहिँ विभिन्न मूल भन्सार कार्यालयहरू, छोटी भन्सार कार्यालयहरू, भन्सार जाँच पास कार्यालयहरू, भन्सार पुनः जाँच परीक्षण कार्यालयहरू जस्तो कुराहरूले जस्ता निकायहरूबाट भन्सार प्रशासन सञ्चालन हुन्छ भनेर लेख्नु पऱ्यो। अहिले 76 77 भन्सार महसुल 17% ठिक छ। यो राकेश कुमारजीसँग एकदमै राम्रो इन्फर्मेसन चाहिँ उसले राम्रो कुरा गरिरहेको छ, त्यहाँ हेरिराख्नु होला। अनि अहिले भन्सार बेसमा चाहिँ भन्सारमा यो स्वयं घोषणा प्रणाली छ। मैले यदि सामान यदि क्वान्टिटी यदि परिमाणमा ल्याएँ भनेर स्वयं घोषणा गर्नुपर्ने यसमा व्यवस्था छ। अर्को अहिले वेब बेस आसी कुडा सिस्टम छ, अटोमेटेड सिस्टम अफ कस्टम डेटा भन्छ, अटोमेटेड सिस्टम फर कस्टम डेटा भनेकोलाई हामीले आसी कुडा भनेर भन्छौँ। त्यो आसी कुडा भन्नेमा चाहिँ कति सामान कसले लिएर आयो, कुन चाहिँ तपाईँको क्लियरेन्स भनेर भन्छ, भन्सारकोलाई चाहिँ जाँच कि को मान्छेले भन्सारको सामान जाँच्छ, भन्सार छुटाउने एजेन्टको हो त्यो एजेन्ट पनि, एजेन्टको नाम पनि दिया हुन्छ, यसमा कति सामान छ, त्यो सामान कति परिमाणको छ, यसमा कति भन्सार लाग्छ भन्ने कुरा नै सबै कुराहरू चाहिँ त्यो सिस्टममा कम्प्युटराइज सिस्टममा हुन्छ। त्यसैलाई हामीले आसी कुडा भनेर भन्छौँ। अहिले आसी कुडा प्लस पनि लागू छ, त्यो भनेको वेब बेस्ड अटोमेटिक कस्टम डेटा हो। वेब बेस्ड भनेको तपाईँले जहाँबाट नै हेर्न सक्ने, कस्टममा सामान कति आयो, कति सामान चाहिँ गाडीहरू चाहिँ एडमा गयो, कसरी त्यो एडबाट गाडीहरू छुट्यो भन्ने कुरा चाहिँ सबै ठाउँबाट हेर्न मिल्ने, जस्तै अर्थ मन्त्रालयमा बसिबसिकन हेर्न सक्ने थियो। त्यसलाई मोनिटरिङ भन्छ, यो कस्टम मोनिटरिङ सिस्टम भनेर भन्छ, कस्टम ट्र्याकिङ सिस्टम भनेर भन्छ। अहिले भेहिकल ट्र्याकिङ सिस्टम भन्ने पनि छ, यो अन्तर्राष्ट्रिय विभागले भेहिकल ट्र्याकिङ सिस्टम पनि लिएर आएको छ। त्यसले चाहिँ कुन गाडीमा कति सामान भन्सारतिर आयो, कति परिमाणमा सामान छ भनेर ट्र्याक गर्छ, बिचबिचमा आएर त्यसले बिचमा काहीँ सामान थप्छ कि भनेर त्यो पनि उसले चेक गर्ने गर्छ। यसरी चाहिँ स्वयं घोषणा गरेर भन्सार छ र वेब बेसमा आधारित भन्सार प्रणाली हामी लागू गरेका छौँ। अहिले चाहिँ करिब करिब 20% योगदान छ, थियो, अहिले चाहिँ तपाईँले भन्सारमा घटेको कारणले 17 भयो, तर यसमा 20% योगदान हामीले लेख्दाखेरि एभरेजमा 20 लेख्दा मिल्छ, यसपालि चाहिँ कम छ भनेर लेखेको 17% हो, यसपालि राजस्व नै कम उठेको हुनाले हो। तर अहिले पनि हाम्रो टोटल रेभिन्यूमा हाम्रो ट्रेन चाहिँ यस यो कोभिडभन्दा अगाडिको ट्रेनहरू भने 20% चाहिँ भन्सारको छ योगदान भनेर हामी भन्छौँ। 15% चाहिँ अघि 13 उहाँले लेखेको ठिक हो, हाम्रो अहिले यसपालि राजस्व घट्यो नि त, ट्रेन चाहिँ हाम्रो 15 थियो पहिला अन्तशुल्कमा, 20 थियो भन्सारमा भने अहिले घटेर 13 र 17 भयो कोभिडको कारणले। अर्को चाहिँ भन्सारको लागि चाहिँ अहिले हामीले यो कस्टममा चाहिँ यो इन्टिग्रेटेड कस्टम पोइन्टहरू छ, इन्टिग्रेटेड कस्टम पोइन्टबाट भन्सारलाई व्यवस्थित गर्ने प्रयास गरिएको छ। भन्सारको सूचनाहरूलाई एकल बिन्दुबाट वान विन्डो सिस्टमबाट आउने व्यवस्थाहरू गरिएको छ। विभिन्न यो कम्प्युटराइज सिस्टमबाट ल्यान भन्छ लोकल एरिया नेटवर्कबाट चाहिँ भन्सारको डेटाहरू प्रयोग हुने व्यवस्था गरिएको छ। पोस्ट क्लियरेन्स अडिटको व्यवस्था छ, अटोमेटेड एसाइनमेन्टको व्यवस्था छ। अटोमेटेड एसाइनमेन्ट भनेको विधि प्रणालीले नै कति सामान आयो, कसले जाँच्ने, कसले क्लियरेन्स गर्ने भन्ने कुरा भन्दैनलाई हामीले अटोमेटेड एसाइनमेन्ट भनेर भन्छौँ। अनि एडभान्स को पनि व्यवस्था छ, हामीले पहिले नै कुनै कुरा सामान लिएर आउनु पऱ्यो भने म यति छ डिक्लेयर गरेर म यति तिर्छु भनेर एडभान्स तिर्न मिल्ने व्यवस्था पनि छ। एक्जिम कोडको पनि व्यवस्था छ, एक्सपोर्ट इम्पोर्ट कोड सामानमा लाउने त्यसको पनि व्यवस्था छ। यी विभिन्न चाहिँ आधारमा, यस्तो आधारमा चाहिँ हामीले भन्सारको व्यवस्थापन गर्ने गरेका छौँ। कस्टम ट्यारिफ भनेको भन्सारमा लाग्ने शुल्क, भन्सारमा लाग्ने शुल्कलाई नै हामीले कस्टम ट्यारिफ भनेर भन्छौँ। भन्सारमा कस्टमको ट्यारिफ लाग्छ, यसमा एड भोलरिम ट्याक्स भन्ने अतिरिक्त शुल्क पनि लाग्छ, अनि यसमा चाहिँ हामीले अर्को एन्टी डम्पिङ ड्युटी पनि लगाउन सक्छौँ भन्सारमा, भन्सारमा चाहिँ गहिरो व्यापारिक अवरोध र व्यापारिक अवरोध गर्ने कुनै पनि कुराहरू हामी लगाउन सक्छौँ। काउन्टर भ्यालिङ ड्युटी पनि लगाउन सक्छौँ, एन्टी डम्पिङ पनि लगाउन सक्छौँ भन्सारमा, कस्टम ट्यारिफ पनि लगाउन सक्छौँ। यो चाहिँ भन्सारमा छ नि, यो कुनै पनि प्रकारको शुल्क लगाउनलाई हामीले कस्टम ट्यारिफ भनेर भन्छौँ। राकेश कुमार चौधरीजीले राम्रै कुरा सोधेको छ, यो यहाँहरूलाई पनि उपयोग हुने भयो। भन्सारमा अहिले के समस्या छन् भनेर भन्यो भने, माल वस्तुको सही घोषणा अहिले पनि हुँदैन। हामी वेब बेसमा छौँ, आसी कुडा सिस्टममा छौँ, तर पनि सही घोषणा अहिले हुने गरेको छैन। खुला सिमानाका कारण अवैध भन्सार दरबन्दी भनेको भन्सारको दरहरू हो। हरेक माल सामानको दरलाई, कुन कुन माल सामानमा आयात र निर्यात गर्ने हरेक माल सामानमा कति कति भन्सार महसुल लाग्छ भन्नेलाई भन्सार दरबन्दी भनेर भनिन्छ। यो चाहिँ हाम्रो कोडको आधारमा गर्छौँ। एउटा चाहिँ एक्जिम कोडको आधारमा पनि भन्सार दरबन्दी सुनिश्चित गरिन्छ। अर्को हामीले चाहिँ भन्सार दरबन्दी सुनिश्चित गर्नको लागि चाहिँ हामीले हार्मोनाइज सिस्टम भन्छ, यो वर्ल्डभरि नै संसारभरि नै कोड हुन्छ एउटा, कुन कुन वस्तुमा कति भन्सार लाग्छ भन्ने हार्मोनाइज कोड भन्ने हुन्छ, त्यसले त्यसबाट पनि भन्सार दरबन्दी सुनिश्चित हुन्छ। अनि भन्सार दरबन्दीको लागि चाहिँ हामीले हरेक वर्ष विधेयक साल बसाले ऐन पनि लिएर आउन सक्छौँ। यो आधारमा चाहिँ भन्सार दरबन्दी हामीले अथवा भन्सारका दरहरूलाई पुनरावलोकन गर्ने, भन्सारका दरहरूलाई फिक्स गर्ने कामलाई हामीले भन्सार दरबन्दी भनेर भन्छौँ। अनि अर्को चाहिँ यसको सीमामै गइरहेको थियौँ, सीमा व्यवस्थापन कमजोर छ, खुला अब निकासी पैठारी हुन्छ हाम्रो, त्यो बुझ्नु भएकै छ। माल वस्तुको सही मूल्याङ्कन पनि हुँदैन, झन् भन्सार जाँचका शैली पनि कतिपय म्यानुअल नै छ, सबै हामीले आइटिबिएसमा जान सकेका छैनौँ, धेरै जसो कुराहरू म्यानुअल छन्। अत्याधुनिक यन्त्रहरूको प्रयोग गर्न पनि सकेका छैन, भन्सार एजेन्टहरू त दक्ष पनि छैनन्, आम जनताहरू पनि भन्सार शुल्क कसरी तिर्ने, कहाँ कसरी भन्ने कुरामा उनीहरूलाई पनि समस्या छ। भन्सारका कर्मचारीहरू बिच सहकार्य पनि छैन, अनि आधुनिक प्रयोगशालाहरू पनि छैनन्, अनि भन्सार कार्यालयका पूर्वाधार र संरचनाहरू पनि कमजोर छ, भन्सार कार्यालयको पूर्वाधार र संरचनाहरू पनि पर्याप्त छैन। अनि माल वस्तुको सही घोषणा, माल वस्तुको सही घोषणा चाहिँ गर्न पनि सकिएको छैन। हामीले समन्वयको पनि अभाव छ, इभन हाम्रै भित्र पनि भन्सार कर अन्तशुल्क सम्पत्ति शुद्धिकरण राजस्व संस्थान विभाग यसको बिचमा समन्वय चाहिन्छ, त्यो पनि पर्याप्त समन्वयको पनि अभाव छ। आधुनिक प्रयोगशालै छैन, अब टेस्ट गर्नु पऱ्यो भने हामीले बाहिर लिएर जानुपर्ने हुन्छ, हाम्रो आफ्नै टेस्ट गर्ने प्रयोगशाला छैन। एक्सपोर्ट प्रोसेसिङ जोड मा समस्या छ, इन्टिग्रेटेड कस्टम पोइन्ट अझै सबै ठाउँमा हामीले पूर्ण रूपमा ल्याउन सकेका छैनौँ। भन्सार कार्यालयको पूर्वाधारहरू पनि पर्याप्त छैन, राम्रो छैन, बेला बेलामा बन्द भइरहेको हुन्छ। जस्तै उदाहरणको लागि लामो समयसम्म तातोपानी नागा बन्द भयो, त केरुङ नागा पनि बेला बेलामा बन्द भइरहेको हुन्छ, यो चाहिँ हामीले बुझ्नु पर्यो। चाहिन्छ संसदीय दर, करको दर परिवर्तन गर्न संसदीय स्वीकृति चाहिन्छ, त्यो बजेटमै लिएर गइरहेको हुन्छ, सरकार आफैले गर्न सक्दैन। यो किशोर सिद्धेलजीले सोध्नुभएको राम्रो कुरा सोधेको छ। यसरी हामीले यी कुराहरूलाई सुधार गर्नु नै हामीले भन्सार महसुलमा अथवा भन्सारमा सुधार लिएर आउन सक्छौँ भनेर हजुरहरूले लेख्न सक्नुहुन्छ। पिसिए चाहिँ इफेक्टिभ नै छ, हामीले पोस्ट क्लियरेन्स एडिट भनेको चाहिँ विशेष गरिकन यो अन्तर्राष्ट्रिय विमानस्थलबाट निस्किने सामानहरूको परीक्षण गर्ने ठाउँ चाहिँ नभएको हुनाले, अन्तर नभएको हुनाले, त्यो अन्तर्राष्ट्रिय विमानस्थल सँगै रहने गरेर त्यहाँबाट निसर्ग हुने सामानहरू, त्यहाँबाट आयात निर्यात हुने सामानहरूको, हामीले त्यहाँबाट विशेष गरिकन आउने सामानहरूको, हामीले त्यहाँ भन्सारमा छुटेर आएका सामानहरू ठिक छन् कि छैनन् भनेर जाँच गर्ने हो। त्यो स्टोरमै गएर जाँच गरिन्छ, त्यसलाई पनि हामीले भेहिकल कन्साइनमेन्ट हेरेर भेहिकलको ट्रेकिङ गरेर हामीले पिसिए गर्ने गरेका छौँ। पिसिए इफेक्टिभ नै छ, पिसिएले चाहिँ थुप्रै माल अवैध चाहिँ कारोबारलाई रोक्ने, भन्सार चाहिँ छलेर हिँड्ने कारोबारहरूलाई रोक्ने कामहरू पिसिएबाट भइरहेको छ, त्यस कारणले यसलाई इफेक्टिभ नै छ भनेर भन्न सकिन्छ। तर यसलाई पनि कसरी चाहिँ आइटिबिएस बनाउँदै लिएर जाने, गोदाममा लगेर सामानको निरीक्षण कसरी गर्ने, कसरी भेहिकलको ट्रेकिङ गर्दै जाने भन्ने कुरामा सुधार गर्न आवश्यक छ भनेर तपाईँ लेख्न सक्नुहुन्छ। सत्या जोशीजीले सोध्नु भएको कुरा छ यो। अब मैले यसपछि स्थानीय करको बारेमा कुरा गरेँ, स्थानीय करको बारेमा अलिकति कुरा गरिसकेपछि भोलि हामीलाई तपाईँलाई सोध्नलाई पनि सजिलो हुन्छ। सङ्घीय शासन, सङ्घीय वित्तीय शासन प्रणालीमा स्थानीय करलाई विभिन्न प्रकारका करहरू सङ्कलन गर्ने अधिकार दिएको छ, करारोपणको अधिकार दिएको छ। स्थानीय सरकारले आफ्नो राजस्व अधिकार अन्तर्गत, आफूलाई प्राप्त अधिकार अन्तर्गत सङ्कलन गर्ने कर शुल्क अन्तर महसुललाई हामीले स्थानीय कर भनेर भन्छौँ। स्थानीय करलाई स्थानीय सरकारको आन्तरिक राजस्वको महत्त्वपूर्ण स्रोतको रूपमा लिइन्छ, स्थानीय करलाई त्यसरी बोल्नु पऱ्यो। स्थानीय कर अन्तर्गत स्थानीय सरकारले एकल तथा साझा दुवै प्रकृतिको कर, एकल अधिकार अन्तर्गतका र साझा अधिकार अन्तर्गतका विभिन्न प्रकारका करहरू सङ्कलन गर्ने गर्दछ भनेर तपाईँले बुझ्नु पऱ्यो। अर्को चाहिँ के बुझ्नु पऱ्यो भने नेपालको संविधानले स्थानीय कर अन्तर्गत सम्पत्ति कर, घरबाल कर, घर जग्गा रजिस्ट्रेसन शुल्क, सवारी शोधन करलाई मात्र राखेको छ एकल कर अन्तर्गत उठाउने रूपमा। स्थानीय कर स्थानीय सरकारले एकल दर पनि उसको दरहरू निर्धारण गर्ने अधिकार स्थानीय तहलाई नै हुन्छ। कति त कर लगाउने भन्ने अधिकार स्थानीय तहलाई नै छ। आफ्नै संयन्त्र मार्फत उनीहरूले कर सङ्कलन गर्ने गर्दछन्। सवारी साधन कर, घर जग्गा कर, रजिस्ट्रेसन कर स्थानीय तह र प्रदेश तह दुवैले उठाउने हुनाले यो दोहोरो करमा आधारित छ भनेर हामीले भन्नु बुझ्नुपर्ने हुन्छ। मालपोत कर, घरबाल कर र स्थानीय तहको एकल अधिकार कर हुन् तिनीहरू भनेर हामी बुझ्छौँ। र अनि यो चाहिँ सम्पत्ति कर, घरबाल कर, घर रजिस्ट्रेसन कर, सवारी साधन कर चाहिँ स्थानीय तहले लगाउनु पाउने करहरू व्यवस्था चाहिँ स्थानीय तहले गरिदिएको छ। स्थानीय तहमा लगाउने करको बारेमा कुरा गर्नुभन्दा पहिला तपाईँले एकल र यो अन्तर सरकारी वित्त हस्तान्तरणमा कुन कुन करलाई लगाइरहेको छ एकताले यसको सरल बुझ्नु पर्ला, तपाईँहरूलाई चाहिन्छ पनि यो म एकताले लेखाइदिइहाल्छु यसलाई कुन कुन तहको सरकारले साझा कर कुन कुन लगाउँछ। यो हाम्रो कोर्समा पनि छ, कोर्समा भएको हुनाले म पहिला अहिले नै बुझाइदिन्छु स्थानीय तहको के प्रदेशले के र अनि सङ्घको के हो भन्ने कुरा चाहिँ म यहाँनिर तपाईँहरूलाई बुझाइदिन्छु। यो अनबन्डलिङले हामीले चाहिँ जुन बेलामा चाहिँ अनबन्डलिङ बनाएको थियो तिनै तहका सरकारले के लगाउँछन् भनेर हामीले अनबन्डलिङ गरेका हाम्रो यो तपाईँकोमा 6.1.2 छ है ठ्याक्कै सङ्घ प्रदेश स्थानीय तहको आर्थिक पनि लेख्नु मिल्छ। एउटै कुरा पछि पढ्ने पनि म अहिले बताइदिएँ ल, त्यो सङ्घ प्रदेश स्थानीय तहको आर्थिक अधिकार भन्ने कुरा पनि हाम्रो स्थानीय तहमा पुग्दाखेरि सहित हुन्छ। अहिले लगाउने करहरू के छ भनेर भन्यो भयो स्थानीय तहले लगाउँछ सम्पत्ति कर, घरबहाल कर कुन कुन लगाउँछ त्यसमा घर जग्गा रजिस्ट्रेसन शुल्क, सवारी साधन कर, भूमि कर जसलाई मालपोत भनेर भनिन्छ, मनोरञ्जन कर, विज्ञापन कर, व्यवसाय कर जस्ता करहरू स्थानीय तहले लगाउँछ। यो चाहिँ स्थानीय तहले लगाउने करहरू हो भनेर भन्छौँ। यो कर राजस्व गैर कर पनि स्थानीय तहले लगाउन सक्छ। स्थानीय तहले लगाउने गैर करमा चाहिँ सेवा शुल्क जस्तो पर्यटन शुल्क, दण्ड जरिवाना छ नि स्थानीय तहले त्यो लगाउँछ। अनि सङ्घ प्रदेश स्थानीय तिनटै तह नेपाल सरकार प्रदेश स्थानीय तह तिनटैले लगाउनु पर्ने साझा कर पनि छन्। साझा करमा छ नि त्यो नेपाल सरकारले सङ्घीय कानुन अनुसार प्रचलित कानुन अनुसार लगाउने कर, गैर कर, प्रदेशको अधिकार अन्तर्गतको करहरू, स्थानीय तहको करको अधिकारको अन्तर्गत चाहिँ यी साझामा पर्छ। तिनटैको अधिकारहरू चाहिँ साझामा पर्ने भयो भनेर हामीले बुझ्नु पर्छ। अहिले मैले स्थानीयको बारेमा कुरा गरेँ, यहाँ चाहिँ कि भारतीय अन्तशुल्क फिर्ता भन्ने अहिले छैन, यो पहिला थियो, पहिला व्यवस्था थियो भारतीय अन्तशुल्क फिर्ता भने दीपक तिमल सिन्हाले सोध्नु भएको रहेछ। पहिला नेपालमा सामान ल्याउने बेलामा चाहिँ हामीले भारतबाट सामान आयात गरेकोमा चाहिँ नि भारतीय सरकारले के भन्यो भने हामी कहाँबाट तिमी कहाँ गरे जति पनि सामानहरू कन्जम्सन हुन्छन् त्यो सामानमा लाग्ने अन्तशुल्क चाहिँ हामी फिर्ता दिन्छौँ भनेर आफ्नो व्यापार बढाउनको लागि, आफ्नो व्यापार विस्तार गर्नको लागि भारत अन्तशुल्क फिर्ताको व्यवस्था थियो नेपाल। शुल्कको दर कति छ भने भारतीय सरकारलाई थाहा नभएको हुनाले भारतबाट हामी सामान ल्याउँथ्यौँ, भारतीय सरकारले के भन्थ्यो तिमीहरूको कति अन्तशुल्क लाग्छ त्यो हामी फिर्ता गरिदिन्छु भनेर बनाएको हुन्थ्यो जुनसुकै सामान ल्यायो। अनि कस्टममा त्यसको रेकर्ड हुन्थ्यो, कस्टममा रेकर्ड हुन्थ्यो भारतबाट आएको सामानको, त्यसमा अन्तशुल्क यति, सामानको मूल्य यति भनेर हुन्थ्यो। अनि त्यो चाहिँ हाम्रो कस्टम अफिसले इन्डियन कस्टम अफिसमा फिर्ता माग्थ्यो, ल हामीले चाहिँ तिम्रीबाट लिएर आएको सामानमा चाहिँ हाम्रो व्यवसायहरूले त्यो अन्तशुल्क तिरेको थियो, त्यो अन्तशुल्कको पैसा चाहिँ हामीलाई फिर्ता देऊ भनेर चाहिँ उनीहरूले हाम्रो कस्टमले माग गर्थ्यो। अनि त्यहाँको कस्टमले चाहिँ हामीलाई पैसा फिर्ता गरिदिन्थ्यो, यसलाई भारतीय अन्तशुल्क फिर्ता भनिन्थ्यो। अहिले यो भारतीय अन्तशुल्क फिर्ताको व्यवस्था छैन, यो पुरानो कुरा हो, त्यो कुन चाहिँ अब पुरानै किताबको सार्दाखेरि किताबको किताबमा भइरहेको होला, यसरी बुझ्नु पऱ्यो। साझा कर कुन कुन हुन् भनेर भन्यो भने नेपाल सरकार साझा करको बारेमा लेख्नु पऱ्यो भने केही गर्नु पऱ्यो, नेपाल सरकारले सङ्घीय कानुन र अन्य प्रचलित कानुन अनुसार लगाइने अन्य कर तथा गैर कर, प्रदेशले प्रदेशको अधिकार क्षेत्रको विषयमा प्रदेश कानुन र अन्य प्रचलित कानुन अनुसार लगाइने अन्य कर तथा गैर कर, स्थानीय तहले स्थानीय तहको अधिकार क्षेत्रको विषयमा स्थानीय कानुन र अन्य प्रचलित कानुन अनुसार लगाइने अन्य कर, तिनीहरूलाई हामीले साझा कर भनेर भन्छौँ। यो तिनटै तहको सरकारले यी करहरू लगाउन पाउँछन्, यसलाई हामीले साझा कर भनेर भन्ने गर्छौँ। यो मैले विमल कोरालाई दिँदै बुझाएँ। अहिले स्थानीय तहमा के समस्या छन् त, अब स्थानीय तहमा करको के समस्या छ भन्ने कुराहरू म बताउँछु तपाईँहरूलाई। स्थानीय करको समस्या के छ भने स्थानीय करमा संविधानको भावना विपरीतका करहरू पनि प्रयोगमा ल्याएको देखिन्छ कतिपय। एउटा त हाम्रो त्यो छ, स्थानीय निकायहरूले संविधान, एकल अधिकार र साझा अधिकारहरू बुझेर करको दरहरू निर्धारण गरेको देखिँदैन, त्यो पनि समस्या देखिन्छ। दोहोरो कर परेको अवस्था एकदमै त्यस कारणले छ। एउटा सरकारबाट अर्को सरकारमा वस्तु तथा सेवाको आपूर्तिमा पनि कर लगाइएको छ, एउटा स्थानीयबाट अर्को स्थानीयमा जानेमा पनि कर लगाइएको अवस्था त्यहाँनिर छ। अर्को सङ्घीय कानुनसँग बाझिने गरी कर लगाउने पनि छ कतिपय, जस्तै एकीकृत सम्पत्ति कर, मनोरञ्जन कर, विज्ञापन कर, सवारी साधन करमा चाहिँ सङ्घीय कानुनसँग बाझिने गरेर पनि कर लगाएको अवस्थाहरू छ भनेर हामीले बुझ्छौँ, भन्छौँ यसको पनि। त्यस्तै सम्पत्ति करको बुझाइमा पनि विविधता छ। सम्पत्ति कर भनेको एकीकृत सम्पत्ति करमा के कुरा पर्छ भन्ने कुराको बुझाइ अन्डरस्ट्यान्डिङमा पनि कमजोरी छ त्यहाँ। त्यसमा चाहिँ घर बहाल कर, जग्गा कर, सवारी साधन कर, यो सबै जोडेर हो कि छुट्टा छुट्टै हो भन्ने कुरा पनि क्लियर छैन। अर्को करको दर निर्धारणमा पनि एकरूपता छैन, कुनै स्थानीय तहले त्यही कुरालाई बढी, अर्को स्थानीय तहले कम। करको दरमा त एकरूपता हुनु पऱ्यो स्थानीय तहको, यद्यपि स्थानीय निकायहरू फरक फरक हुन, आफै आफै सरकार हुन्, तर पनि कुनै स्थानीय तहले कुनै वस्तुमा लगाउने कर र अर्को स्थानीय तहले त्यही वस्तुमा लगाउने करको डिफ्रेन्ट त हुनु भएन नि, त्यस्तो डिफ्रेन्ट पनि छ। त्यसैले चाहिँ करका दरहरू हचुवाको भरमा निर्धारण गरेको अवस्था पनि छ। कर आधार र कर तिर्ने क्षमतालाई पनि विचार गरेको देखिँदैन। कतिपय पालिका विचार यतिकै गाउँपालिकालाई पालिका बनाइदिए, बाँझो जग्गामा पनि अब त्यो केही पनि नफल्ने जग्गामा पनि कर लाग्ने अवस्था त्यसको बनाइदिइसकेको छ, त्यो जग्गामा केही पनि छैन, पाएको नगरपालिका भयो, महानगरपालिका भयो, अझ नगरवासी भयो, साथी नगरवासी भइसक्यो, जग्गा त त्यही छ, त्यही बाँझै छ, तर कर उसले त्यहाँ बढाइसक्यो, भूमि कर त्यसमा बढाइसक्यो, कसरी तिर्नु सकिन्छ, त्यो अवस्था पनि त्यहाँनिर छ भनेर बुझ्नु पऱ्यो। अनि पुरानै स्थानीय स्वायत्त शासनलाई अनुकरण गरेर पनि गरिएको छ। अनि घर बहाल करलाई सबै स्थानीय तहले उपयोग गर्न सकेको पनि छैन, सेवा नै प्रदान नगरेका वस्तुमा पनि उनीहरूले सेवा कर सेवा प्रदान गरेकै छैन तर पनि कर लगाइदिन्छ, सेवै प्रदान नगरिकन कर लिने व्यवस्था पनि त्यहाँनिर गरिएको छ भनेर भनिन्छ। अनि अर्को चाहिँ नि दोहोरो कर भार पनि परेको देखिन्छ, र अनि कानुन तथा संवैधानिक आधार नभएका पनि कर, कानुन र संविधानले त्यसलाई कुनै जस्टिफाई नै नगरेको करहरू पनि स्थानीय तहमा लगाएको देखिन्छ। यस्ता समस्याहरू स्थानीय करमा छन् भनेर हामीले भन्छौँ। स्थानीय करमा चाहिँ कर निर्धारण गर्ने बेलामा चाहिँ त्यो करको चाहिँ सिद्धान्तहरू, करको स्वरूप र संरचनाहरूलाई पनि पालना गरेको देखिँदैन। सँगसँगै चाहिँ स्थानीय करमा चाहिँ रचकताको मितव्ययिता, उत्पादकत्व, सरलता भन्ने करका जुन सामान्य सिद्धान्त छन् तिनलाई पनि पालना गरेको देखिँदैन। त्यसैले चाहिँ यी कुराहरूलाई अवलम्बन गर्दै स्थानीय करलाई समय सापेक्ष बनाउनु अहिलेको आवश्यकता हो भनेर हामीले बुझ्छौँ। कर र गैर कर सम्बन्धी स्पष्ट नीति बनाउनु पऱ्यो स्थानीय तहले, दोहोरो कर लगाउनु भएन, फरक फरक स्थानीय तहले फरक फरक वस्तु एउटै वस्तुमा फरक फरक कर लगाउनु भएन भनेर तपाईँ लेख्न सक्नुहुन्छ। कर प्रशासनको क्षमता बढाउनु पऱ्यो स्थानीय तहमा, त्यो पनि लेख्न मिल्यो। अनि क्षमता अभिवृद्धिको सँगसँगै इलेक्ट्रोनिक सिस्टम, बिलिङ सिस्टम पनि उनीहरूले लागू गर्नु पऱ्यो स्थानीय तहमा, त्यो पनि हामी लेख्न सक्छौँ। करारोपण सम्बन्धी कानुन निर्माण गर्नु पऱ्यो, कर सम्बन्धी के कानुनहरू बनाउने स्थानीय तहले गराउनु पऱ्यो। कर छुट, कर मिलान सम्बन्धी व्यवस्था पनि स्थानीय तहमा हुनु पऱ्यो। बैङ्किङ प्रणाली अन्तर्गत करको व्यवस्थापन गर्नु पऱ्यो स्थानीय तहले। अनि सबै स्थानीय तहमा हुने सबै प्रकारको आर्थिक कार्य क्रियाकलापलाई करको दायरामा लिएर आउनुपर्ने व्यवस्था हुनु पऱ्यो। यो चाहिँ तपाईँले सुधारको मान्छे अवस्थामा चाहिँ तपाईँले यसरी लेख्न सक्नुहुन्छ। आज साथीहरूलाई मैले यो करको विभिन्न कुराहरू मैले बताएँ, कर अन्तशुल्क मिल्छ, सामाजिक न्याय कायम गर्न करको उपयोग गर्नु भन्ने पनि मिल्छ। यो कसले राम्रो कुरा लेख्यो, दिलकृष्ण श्रेष्ठजीले अहिले चाहिँ तपाईँको अहिलेको पोइन्ट चाहिँ साह्रै अघिको पोइन्ट अलिक मन पराएको थिएन मलाई, अहिले चाहिँ ट्याक यस्तो राम्रो कुरा गर्नुभयो कि त्यो अघि रिसाएको पनि मेरो रिस मरिसक्यो। एकदम राम्रो कुरा लेख्नु भएको छ दिलकृष्णजीले, अघि चाहिँ अलिक नमिला जस्तो खालको थियो, अहिले ठ्याक्कै राम्रो पोइन्ट टु दि पोइन्ट लेख्नु भयो, आई एम ह्याप्पी है, यो मिलेको छ, यो मिल्छ। यसरी चाहिँ हामीले आज पढेको कुरा चाहिँ नि यो राजस्वको कुरा, अस्ति हिजोको कुराहरूको बारेमा एकछिन डिस्कस गरौँ, तपाईँहरूले के लेख्नुभयो, उत्तरहरू के लेख्नुभयो त्यो पनि चाहौँ। हामीले आज राजस्व प्रणालीको बारेमा करिब करिब योभन्दा बढी पढ्नुपर्ने अब हुँदैन, मैले फेरि यहाँ सिलेबस हेरेँ, अब तपाईँहरूलाई मैले पढाउने बेलामा भोलि के पढाउँछु त्यो पनि भन्छु, पहिला तपाईँहरूसँग डिस्कस गर्छु आज हामीले गरेकोमा। आज हामीले के पढ्यो भने यो सार्वजनिक आय, सार्वजनिक खर्च, सार्वजनिक ऋणको तपाईँले त्यहाँ सुन्न सक्नुहुन्छ, अझै पनि त्यहाँ क्वेसन एन्सरहरू पनि छ। नेपालको कर प्रणाली आज हामीले सक्यौँ, योभन्दा बढी चाहिँ हामी अब कर प्रणालीमा जाँदैनौँ।